कतिको पालना भएको छ, यो खालको क्वेसनहरू आउँछ। त्यही हेरौँला इमेट्रिकुलेसन, त्यहीँनिर कुरा गरौँला। यो टपिक्सलाई त्यसरी बुझौँ होइन, अब यहाँहरूको समय पनि थोरै छ। अर्कोहरूको 4.6 जुन छ, यहाँ सङ्गठनको नाम देख्नु भएको छ, आइक्यान छ, यो नेपालको भयो, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था भयो, इन्टोसाई यो लेखा परीक्षण अन्तर्राष्ट्रिय सङ्गठन हो, एसोसाई भनेको एसियाली सङ्गठन हो। यो जस्तो आइक्यान, इन्टोसाई, एसोसाई हामीले पढ्दा के गरौँ भने, यसमा यी सङ्गठन के हुन् होइन, के गर्छन् यिनले, यिनको उद्देश्य के हो, सङ्गठन संरचना कस्तो छ, वास्तवमा यी सङ्गठनको रोल के हो त, अडिटिङ सेक्टरमै यी सङ्गठनको रोल के हो भन्ने किसिमले हामी हेऱ्यौँ भने पुग्छ। जस्तो अब यही म हजुरलाई आइक्यानमा पनि जस्तै प्रश्नहरू हेर्नु भने, यो नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको उद्देश्यहरू लेख्नु सामान्य खालको क्वेसनहरू, जस्तो इन्टोसाईमा हजुरको 15 नम्बर 10 नम्बर क्वेसनहरू कसरी आएको छ भने, लेखा परीक्षणको अन्तर्राष्ट्रिय संस्था इन्टोसाईको बारेमा उल्लेख गर्नुहोस्, यसको के अरे सङ्गठनात्मक संरचनाबारे उल्लेख गर्नुहोस्, यस्तै खालको क्वेसनहरू भनेको सङ्गठन चिन्ने गरेर कहिले स्थापना भयो, यसको सङ्गठन संरचना कस्तो छ, नेपाल कहिले सदस्य भयो, यो किसिमले हामीले त्यो टपिक्स पढ्यौँ भने त्यहाँ आउने अहिलेसम्मको भनौँ अब आउने प्रश्न पनि हेरे कभर गर्न सकिन्छ। जस्तो कतिपय साथीले अझै डिटेलले होइन म यो टपिक्स अझै डिटेल जान्छु भन्नुभयो भने, यहाँलाई सजिलो छ यो हेर्नुको लागि ICANN.org भन्नु, आइक्यानको बारेमा यहाँले विस्तृत विवरण पाउन सक्नुहुन्छ। intosai.org भन्नु, इन्टोसाईको बारेमा डिटेल जति पनि लिटरेचरहरू पाइन्छ। एसोसाई पनि त्यही हो, SSI.org भन्नु, यिनीहरूको पनि जति पनि यहाँले पाउनुहुन्छ हो, इङ्ग्लिसमा छन्, नेपालीमा छैनन्। ती दस्तावेजहरू इङ्ग्लिसमा हजुरले पाउन सक्नुहुन्छ, थप पढ्नु पऱ्यो भने सरकार तथा सङ्घीय क्षेत्रको लेखामानमा चाहिँ यो अलि अहिले चाहिँ अलिक फरक भएको छ, त्यो मैले पछाडि भन्छु। यसमा यहाँले यही नोटबाट अलिक ख्याल गर्नु, अब पुरानो त्यहाँ हटिसकेको छ, माया लेखा पैसा विषयमा पनि त्यो नपाइएला। अब यसमा सुरुमा हामी जाउँ यही सरकार तथा सङ्गठित क्षेत्रकै लेखा मान, बिचबिचमा कुरा गरौँला। जस्तै अब यसमा जस्तो लेखा परीक्षण मान अडिटिङ स्ट्यान्डर्ड जुन छ, यो के हो त भन्दा, लेखा परीक्षकलाई न्यूनतम मार्गदर्शन प्रदान गर्ने, अडिट कसरी गर्ने, कुन कुन कुराहरूमा ध्यान दिने, के गर्ने भन्ने कुरा, एउटा मिनिमम लेभलको गाइडलाइन्स प्रदान गर्ने र सँगसँगै लेखा परीक्षणको उद्देश्य पुरा गर्न अप्नाउनु पर्ने, लेखा परीक्षणका चरण तथा कार्यविधिको मात्र निर्धारण गराउने र लेखा परीक्षणको नतिजाको गुणस्तर मूल्याङ्कन गर्ने मापदण्डको आधार नै के हो त भन्दा, लेखा परीक्षण मान हो। भनेको अडिट, मानिलिउँ उदाहरणको लागि, अडिट नेपालमा कसरी भएको छ भन्ने हेर्नुको लागि आधार के त भन्दा, लेखा परीक्षण मान हो, अडिटिङ स्ट्यान्डर्ड हो। लेखा परीक्षकलाई न्यूनतम मार्गदर्शन केले प्रदान गर्छ त भन्दा, लेखा परीक्षण मानले गर्छ। त्यसै गरेर जुन अडिटको उद्देश्य पुरा गर्ने मेन चाहिँ प्रोसेसहरू र प्रोसिडियरहरू केले तोक्छ त भन्दा, लेखा परीक्षण मानले तोक्दो रहेछ। भने यसरी लेखा परीक्षण मान के रहेछ त भन्दा, अडिटलाई एउटा न्यूनतम मार्गदर्शन दिने अथवा अडिटरलाई न्यूनतम मार्गदर्शन दिने, अडिटको अब्जेक्टिभ पुरा गर्न त्यसका स्टेपहरू, त्यसका प्रोसिडियरहरू निर्धारण गर्ने र जुन लेखा परीक्षणको नतिजा, जुन एउटा भनेको लेखा परीक्षण जुन रिपोर्ट छ, त्यो रिपोर्टको गुणस्तर मूल्याङ्कन गर्ने एउटा मापदण्डको आधार नै के हो त भन्दाखेरि, अडिटिङ स्ट्यान्डर्ड हो। भने अडिटिङ स्ट्यान्डर्ड के हो त भन्दाखेरि, वास्तवमा यो लेखा परीक्षणको जुन सिद्धान्तहरू छन्, ती सिद्धान्तहरू अडिटिङ स्ट्यान्डर्डले अवलम्बन गर्छ, त्यसरी बुझ्नु हामी अवलम्बन गरेको हुन्छ स्ट्यान्डर्डले, हो त्यो सिद्धान्तहरूको सामान्य विवेचना र लेखा परीक्षकबाट अपेक्षित व्यावसायिक आचरण नै लेखा परीक्षण मानदण्ड हुन्। भनेको सिद्धान्त कहाँ छ, अडिटर नै के गरिरहेको छ, भनेको स्ट्यान्डर्ड भर्सेस एक्चुअल भन्ने हामी भन्छौँ नि पटक पटक, भनेको हाम्रो सिद्धान्त के हुन्, लेखा परीक्षकले लेखा परीक्षकबाट हामी अपेक्षित व्यावसायिक आचरण जुन भन्छौँ त्यही नै के हो त भन्दा, मापदण्ड हो। अर्को यसले लेखा परीक्षणको गुणस्तर मूल्याङ्कन गर्ने आधार प्रदान गर्छ। भने लेखा परीक्षण मानले लेखा परीक्षणका विधि एवं पद्धतिमा रहेका अन्तरहरूमा एकरूपता कायम गर्छ। उदाहरणको लागि अब हामीले जुन लेखा परीक्षणका विधि र पद्धति छन्, आज महालेखा परीक्षकले हिजो पनि हामी हेऱ्यौँ, हजारौँ युनिटको महालेखा परीक्षकले लेखा परीक्षण गर्न पर्ने छ। त्यो हजारौँ लेखा परीक्षण जुन युनिटको हामी अडिट गर्ने क्रममा, त्यसमा लेखा परीक्षण जुन विधि एवं पद्धति जे छन्, त्यसमा हामी एकरूपता ल्याउनुको लागि, एकरूपता ल्याउने एकमात्र माध्यम के हो त अडिटरको भन्दा, अडिटिङ स्ट्यान्डर्ड हो। हामी अडिटिङ स्ट्यान्डर्डभित्र रहेर अडिट गर्छौँ, त्यो अडिटभित्र रहने हुनाले, त्यहाँभित्र रहेर गरिने हुनाले लेखा परीक्षण के त भन्दा यो अडिटको लेखा परीक्षणको विधि र पद्धतिमा एक रूपमा कायम गर्न सकिएको। यसमा अब लेखा परीक्षण एनमा त कानुनी परिभाषा छैन, र कानुनी परिभाषा हामी लेखा परीक्षण मान भनेको के हो अथवा स्ट्यान्डर्ड अन अडिटिङ भन्नाले के बुझिन्छ भनेर हेऱ्यौँ भने नेपाल चार्टर एकाउन्टेन्ट नियम 53ले अलिकति व्याख्या गरेको छ। भनेको स्ट्यान्डर्ड अन अडिटिङ के हो त भन्दा लेखा व्यवसाय र लेखा परीक्षणलाई सुव्यवस्थित र नियमित गर्नको लागि लेखा परीक्षण मान बोर्डबाट व्यवस्थित वा सिफारिस गरिएका लेखा परीक्षण मान र तत्सम्बन्धी निर्देशिका तथा व्याख्या सम्झिनुपर्छ। अनि यो परिभाषाले के भन्नु खोज्यो त हेर्नुहोस् होइन, जस्तो माथिकै कुराले अहिले भन्नु खोजेको छ, लेखा व्यवसाय र लेखा परीक्षणले सुव्यवस्थित नियमन गर्नको लागि, नियमन भनेको मोनिटरिङ। मोनिटरिङ हामी कसरी गर्छौँ भन्दा हामीले स्ट्यान्डर्ड के तोकेका छौँ, काम कसरी भइरहेको छ, भनेको हामीले तोकेको गाइडलाइन हामीले तोकेको स्ट्यान्डर्ड अनुसार काम भएको छ कि छैन नियमन गर्नको लागि ल्याइने रहेछ यो, र जुन लेखा व्यवसाय अथवा लेखा परीक्षण सुव्यवस्थित गर्नको लागि लेखा व्यवसायलाई सुव्यवस्थित गर्ने र नियमन गर्ने त्यसैलाई हामी के भन्छौँ त स्ट्यान्डर्ड अन अडिटिङ भन्छौँ, भनेको लेखा परीक्षण मान भन्छौँ। अब प्राइभेट सेक्टरको भएको हुनाले यो लेखा परीक्षण मान बोर्डबाट व्यवस्थित वा सिफारिस गरिएका भनेको त्यहाँ लेखा परीक्षण मान बोर्ड भन्ने छ, सर्टेन पदाधिकारी त्यहाँ हुन्छन्, हामी पछाडि अहिले आइकेएन पढ्दै छौँ। त्यो बोर्डले स्वीकृत गरेको स्ट्यान्डर्डलाई हामी के भन्छ त लेखा परीक्षण मान भन्ने यसरी भन्नु खोजेको। सरकारी लेखाकारले स्वीकृत गर्छ, महालेखा परीक्षक कार्यालयबाट स्वीकृत हुन्छ भने लेखा परीक्षण मान प्राइभेट सेक्टर कसले गर्दछ त भन्दा नेपाल चार्टर एकाउन्टेन्ट नियम 53 अनुसार लेखा मान बोर्डबाट व्यवस्थित हुँदैछ। यसरी हामीले के रहेछ त लेखा परीक्षण मान भनेको लेखा व्यवसाय र लेखा परीक्षणलाई सुव्यवस्थित नियमन गर्ने औजार रहेछ, होइन अडिटिङ स्ट्यान्डर्ड। यसपछि हामी अर्को स्टेपमा जाउँ। वास्तवमा महालेखा परीक्षक कार्यालयले इन्टोसाई भनेको इन्टरनेसनल अर्गनाइजेसन अन सुप्रिम अडिट इन्स्टिट्युसन भन्छ इन्टोसाई, जुन यहाँले छुट्टै पढ्न पाइन्छ। इन्टोसाईको मानदण्डहरू र त्यस अनुरूप तयार गरिएको लेखा परीक्षण मानदण्ड मार्गदर्शनको प्रयोग गरी लेखा परीक्षण सम्पन्न गर्दै आएको छ। भनेको मेन बेस जुन के हो त भन्दा इन्टोसाईको मानदण्ड इसाई भन्छ, इन्टरनेसनल स्ट्यान्डर्ड अन सुप्रिम अडिट इन्स्टिट्युसन भन्छ इसाई भन्छ, त्यो मेन चाहिँ इन्टोसाईको मानदण्ड र त्यस अनुरूप तयार गरिएको लेखा परीक्षण मानदण्ड मार्गदर्शनको प्रयोग गरी लेखा परीक्षण सम्पन्न गर्दै आइएको छ। भनेको पहिला इन्टोसाईले बनायो, त्यो इन्टोसाईले बनाएको स्ट्यान्डर्डलाई नेपालको महालेखा परीक्षकले लियो र आफ्नै यहाँ नेपालमा बनायो, बनाइसके त्यसैको माध्यमबाट नेपालमा लेखा परीक्षण सम्पादन गर्दै आइएको छ। अब यो पनि हजुरको यही साउन 16 भनौँ न 77 साउन 16 थोरै चेन्ज छ। अहिले हामी इन्टोसाईको लिएर महालेखा परीक्षकले बनाउने भन्दा पनि के छ भने अहिले महालेखा परीक्षकले सिधा तोडेको छ, म अहिले हजुरलाई यो यसको लास्टमा देखाउँछु, हेर्नु होला एउटा स्लाइड राखेको छु मैले। त्यो साउन 16 के छ भन्नुहुन्छ भने अहिले महालेखा परीक्षकले बनाएका सम्पूर्ण जुन लेखा परीक्षणको स्ट्यान्डर्डहरू खारेज भए, त्यो खारेजबाट के युज गरियो त भन्दा इन्टोसाईकै स्ट्यान्डर्ड युज गरियो। अब महालेखा परीक्षकको छुट्टै छैन कि महालेखा परीक्षकले इन्टोसाईको स्ट्यान्डर्ड अनुसार अडिट गर्ने, नेपालले बनाउनु बनाएर नबनाउने, राजपत्रमा अहिले सूचना आएको छैन, त्यो हुँदाखेरि हामीले अहिले हालको लागि यही पुरानै पढिरहेको छौँ, पुरानै पढ्नुपर्ने अवस्था छ। राजपत्रमा सूचना प्रकाशन अब केही समयमा हुन्छ, यहाँहरूको एक्जाम सम्भवतः पछाडि पनि जान सक्छ, प्रक्रियामा गइसकेका छ। भने जुन पहिलाको जुन अहिले हामी पढिरहेको के हो त भन्दा इन्टोसाईको स्ट्यान्डर्डबाट महालेखा परीक्षकले नेपालमा नेपालको अनुसार तयार गरेको अडिटिङ स्ट्यान्डर्डको माध्यमबाट नेपालमा लेखा परीक्षण हुँदै आएको छ। लेखा परीक्षण मानहरूले सर्वोच्च लेखा परीक्षण संस्थाहरूको लेखा परीक्षण कार्यमा विश्वसनीयता, गुणस्तर र व्यावसायिकता अभिवृद्धि गर्छन्। यो कुरा हामी भुल्न भएन। स्ट्यान्डर्डले के गर्ने भयो त भन्दा जुन अडिटको एउटा क्रेडिबिलिटी, एउटा विश्वसनीयता पब्लिक समक्ष, क्वालिटी र प्रोफेसनलिजम डेभलप गर्न सपोर्ट गर्छ। सपोर्ट गर्ने माध्यम नै के हो त भन्दा अडिटिङ स्ट्यान्डर्ड हो। भने महालेखा परीक्षक कार्यालयले सम्पादन गर्ने लेखा परीक्षण कार्य व्यवस्थित गर्न 29 लेखा परीक्षण निर्देशिका जारी गरिएको थियो भने 47 सालमा परिमार्जन गरेको देखिन्छ। भने इन्टु साईले सन् 1992 स्वीकृत भएको लेखा परिषदमा अनुसार 53 असार 15 गते लेखा परिषद मानदण्ड लागू गरियो र 63 पौष 15 ती मानदण्डहरूलाई अध्यावधि गर्ने काम गरिएको थियो र त्यही मानदण्ड यो गत वर्षसम्म प्रयोगमा थिए। अब यो वर्षको लेखा परिषददेखि चाहिँ महालेखा परीक्षकले बनाएको मानदण्ड भन्दा पनि त्यो स्ट्यान्डर्ड भन्दा पनि इन्टोसाईले नै तयार गरेको स्ट्यान्डर्ड अनुसार अडिट गर्ने भनेर निर्देशन भएको छ। अब हुन त त्यो इन्टोसाईले बनाएको नि सारांश त यहाँ जुन त्यसैको सारांशको रूपमा यो हामी पढ्छौँ अहिले होइन, यसमा हजुरको कुनै त्यस्तो होला, त्यसमा अलिक डिटेल होला, यसमा हामीले चाहिँ संक्षेपीकरण गरेर त्यसलाई ल्याउन खोजेको सारांशमा यिनै कुराहरू हामी ल्याएका छौँ। अनि यसमा हजुरको जस्तै हामीले स्ट्यान्डर्ड पढ्दाखेरि सुरुमा के पढ्नुपर्छ भने आधारभूत सिद्धान्त भन्छ, जहिले पनि हजुर इन्टरनेसनल अडिटिङ स्ट्यान्डर्डमा जहिले पनि इसाई वान भन्छ कि यसलाई, हजुरको एक नम्बरमै यी सिद्धान्तहरू उल्लेख गरिएको हुन्छ। जस्तै यहाँनिर आधारभूत सिद्धान्त भन्दा हामी स्ट्यान्डर्ड प्रवेश गऱ्यौँ, स्ट्यान्डर्डमा सुरुमा कस्तो सिद्धान्तमा अडिट हुनुपर्छ भन्ने कुरा हामी यहाँ गर्छौँ। भनेको लेखा परीक्षण मानदण्डको आधारभूत सिद्धान्त भन्नाले लेखा परीक्षणको मानदण्डको विकास गर्न मद्दत पुर्याउने आधारभूत मान्यता, आधारभूत मान्यता के हुन्छ, अडिटमा के गर्नु पर्यो, मिनिमम स्ट्यान्डर्ड के हुनु पर्यो, तर्कसङ्गत सिद्धान्तहरू तथा आवश्यकता हुन्छ, जसले लेखा परीक्षणलाई कुनै निश्चित मानदण्ड नतोकेको अवस्थामा समेत आफ्नो राय र प्रतिवेदन तयार पार्न सहयोग पुर्याउँछ। भनेको स्ट्यान्डर्ड कस्तो हुनु पर्यो त भन्दाखेरि कहीँ कुनै ऐन कानुन नीति नियममा केही कुरा नभए तापनि त्यो स्ट्यान्डर्ड लिएर लेखा परीक्षक लेखा परीक्षण गर्न गइसकेपछि उसले आफ्नो राय व्यक्त गर्ने प्रतिवेदन नै मिनिमम स्ट्यान्डर्ड त्यसले दिएको हुनुपर्छ। त्यसमाको लागि जुन आधारभूत मान्यता भनौँ, तर्कसङ्गत सिद्धान्त भन्यो, तिनीहरू चाहिँ आवश्यक हुन्छ स्ट्यान्डर्ड हुनको लागि भने यी आधारभूत सिद्धान्तमा स्ट्यान्डर्ड तयार गरेको हुन्छ। भने अब यहाँनिर हजुरको लिमा घोषणा पत्रमा उल्लेखित 8 सिद्धान्तहरू यो किन यहाँ मैले राखेको भन्नुहुन्छ भने स्ट्यान्डर्डको एक नम्बरमा संसारभरिकै देशले जुन यो इन्टोसाईको सदस्य राष्ट्रहरू छन् उनीहरूको के हुन्छ भन्नुहुन्छ भने पहिलो भनेको लिमा डिक्लेरेसन हो। लिमा डिक्लेरेसन भनेको एक नम्बर हो, अडिटमा अडिटको स्ट्यान्डर्ड भनेको लिमा डिक्लेरेसन एक नम्बर, मेक्सिकोलाई 10 नम्बरमा राखिन्छ, इसाई 3 भन्छ। अब लिमा डिक्लेरेसनमा के भन्यो होइन, किन यो संसारभरिको अडिटरले चाहिँ यसलाई मान्नुपर्छ, पहिलो सिद्धान्तको रूपमा यसलाई लिन्छौँ। एउटा सिद्धान्त लेखा परीक्षण गर्ने निकाय स्वतन्त्र हुनुपर्ने, एकैछिन हाम्रो यता जोडौँ है, महालेखा परीक्षकसँग जोडौँला। लेखा परीक्षण गर्ने निकाय स्वतन्त्र हुनुपर्ने, लेखा परीक्षक स्वतन्त्र र बाह्य हस्तक्षेपबाट मुक्त हुनुपर्ने, बजेट तथा वित्तीय साधन उपलब्धतामा स्वतन्त्र हुनुपर्ने, बिना अवरोध सूचनामा पहुँच हुनु रहनुपर्ने, लेखा परीक्षणमा संलग्न कर्मचारी दक्ष योग्य र इमान्दार हुनुपर्ने, बाह्य विशेषज्ञको सहयोग लिन पाउनुपर्ने र लेखा परीक्षण गरिएका विषयहरूको वर्षेनी स्वतन्त्र रूपमा प्रतिवेदन गर्नुपर्ने। यो जुन यहाँ मेक्सिको डिक्लेरेसन के लिमा डिक्लेरेसन 8 सिद्धान्त छन्, यो सिद्धान्तमा एकपटक उपसचिवले सोधिएको थियो लिमा डिक्लेरेसन सिद्धान्त उल्लेख गर्दै नेपालमा यसको अवस्था परेको अवस्था कस्तो छ भन्ने कुरा उपसचिवमा आएको प्रश्न हो यो। अब यसमा हामीले हेरौँ है त, अब लेखा परीक्षण गर्ने निकाय स्वतन्त्र हुनुपर्ने भन्दा हामी के भन्न सक्छौँ, लिमा डिक्लेरेसन अनुसार नेपालको संविधानमा महालेखा परीक्षकको अस्तित्व स्वतन्त्र संवैधानिक अङ्गको रूपमा राखिएको छ। लेखा परीक्षण स्वतन्त्र बाह्य हस्तक्षेपबाट मुक्त गर्ने पनि हाम्रो त्यो संविधान त हामी हेर्दा त्यो देखिन्छ अवस्था। बजेट तथा वित्तीय साधनमा उपलब्ध स्वतन्त्र हुनुपर्ने, पहिला व्यवस्थाको कुरा गरौँ है, त्यसपछि कमजोरीको कुरा गरौँ। बजेट तथा वित्तीय साधनमा उपलब्ध स्वतन्त्र हुनुपर्ने भन्यो भने सञ्चित कोषमाथि व्यवहार हुने रकममा महालेखा परीक्षकले राखिएको छ होइन त, भनेको संसदको स्वीकृति बिना, संसदको स्वीकृति बिना कोषबाट व्यवहार हुने रकम छिमेकी राखेको छ त महालेखा परीक्षकलाई राखिएको छ, भनेको संविधानमा अरू पनि छन्। अर्को बिना अवरोध सूचना पहुँच रहनुपर्ने भन्दा संविधानको हजुरले एकपटक महालेखा परीक्षकको काम कर्तव्य अधिकारमा हेर्नुभयो भने महालेखा परीक्षकले जुनसुकै बखत हेर्न पाउने भन्ने अधिकार छ कि छैन, जुनसुकै बखत लेखा कागज हेर्न पाउनुपर्ने भन्ने छ। त्यसै गरेर त्यो पनि एउटा यसलाई कानुन भएकै हामी मान्नु पर्यो। लेखा परीक्षणमा सम्बन्ध कर्मचारी दक्ष योग्य र इमान्दार हुनुपर्ने, यो पनि तपाईँको चाहिँ त्यहाँ कर्मचारीको अनुशासन सम्बन्धी गाइडलाइनहरू जारी छन्, कर्मचारीको आचरण सम्बन्धी कुरा जारी छन्, निजामती सेवा अनुसार गठन भएको छ, त्यो पनि हामी हेर्न सक्छौँ। बाह्य विशेषज्ञको सहयोग लिन पाउनुपर्ने लिएकै देखिन्छ, होइन, सामान्य रूपमा लिएको देखिन्छ। लेखा परीक्षण गरेका विषय वर्ष स्वतन्त्र रूपमा प्रतिवेदन गर्नुपर्ने जुन छ, त्यो पनि हरेक वर्ष महालेखा परीक्षणले लेखा परीक्षण गरेको विषयको सङ्घ प्रदेश स्थानीय तिनै तहमा हरेक वर्ष जुन रिपोर्टहरू जारी गरेको छ। अब यो भयो हामीले गरेका व्यवस्था, लिमा डिक्लेरेसन अनुसारका नेपालका विद्यमान केही कानुनमा भएका व्यवस्था। अब व्यावहारिक रूपमा त्यो लिमा डिक्लेरेसन पूर्ण रूपमा पालन छ त भन्दा हिजो अस्ति नै हामीले भन्ने गरेको व्यावहारिक रूपमा भन्यो भने जुन निकायमा बजेट भन्दा स्वतन्त्र हुनुपर्नेमा भएको देखिँदैन। किन भन्नुहुन्छ भने अहिले पनि संवैधानिक अङ्गहरूमा बेसिकल्ली अर्थ मन्त्रालयकै कन्ट्रोल रहेको छ, बजेटरीमा चाहिँ अर्थ मन्त्रालय कन्ट्रोल रहन्छ र महालेखा परीक्षक चाहेर पनि पूर्ण रूपमा खर्च गर्न सक्ने अवस्था देखिन्छ। लिमा डिक्लेरेसन त्यहाँनिर उल्लङ्घन भएको छ, कानुनमा व्यवस्था भए पनि कार्यान्वयन पक्ष के छ त वित्तीय नियन्त्रणमा रहेको छ। त्यसै गरेर प्रशासनिक स्वतन्त्रता कुरा गर्यो भने अहिले महालेखा परीक्षकले सिधै महालेखा परीक्षक आफ्नै लेखा परीक्षण सेवा त छ, तर निजामती सेवा अन्तर्गत रहेको छ र लेखा परीक्षणको सेवा सञ्चालन कसले गर्छ, अर्थ मन्त्रालयले गर्छ। लेखा परीक्षण सेवा सञ्चालन अर्थ मन्त्रालयले गर्ने, लेखा परीक्षण महालेखा परीक्षक कार्यालयमा हुने, महालेखा परीक्षक कर्मचारीको नियुक्ति अर्थ मन्त्रालयको नियुक्ति पत्र दिने हो। यो अवस्था भएको हुनाले हामीले त्यहाँ पनि स्वतन्त्रता कुरा हेरौँ है त, स्वतन्त्र चाहिँ त्यहाँ पनि कमजोर रहेको छ। त्यसै गरी अर्को हामीले लेखा परीक्षण सम्बन्ध कर्मचारी दक्ष योग्य र इमान्दारको जुन कुरा गरिएको छ, वास्तवमा त्यहाँ भएको कर्मचारीलाई होइन हामीले पूर्ण रूपमा सकेका छौँ त, पूर्ण रूपमा पर्फेक्ट गर्न सकेका छौँ। त्यहाँ चार्टर्ड एकाउन्टेन्सी बढ्यो कति छन् त, त्यो पनि भनेको पूर्ण रूपमा त्यो हुन सकेको छैन। तपाईँको विशेषज्ञको सहयोग लिन पाउने जुन व्यवस्था छ, यसमा पनि हजुरको विशेषज्ञहरू हाम्रो मल्टिडिसिप्लिनरी स्टाफ महालेखा परीक्षक कार्यालयमा छैन र एउटा मैले हिजो पनि भनेको थिएँ, मल्टिडिसिप्लिनरी नभएर जस्ट एउटै फ्याकल्टीको मात्रै त्यहाँ पाउली रहेको छ। यसले पनि के भने केही कमजोरीहरू लिमा डिक्लेरेसन भन्ने कुराहरू सबै भएको छैन, जुन इसाई वानमा भएको लिमा डिक्लेरेसनको आठवटा सिद्धान्तहरूलाई हजुरले यसरी हेर्नुलाई यो स्वत हजुरलाई लेखा परीक्षणका सिद्धान्त आउँदा पनि यी कुरा लेख्न मिल्छ, लेखा परीक्षण सिद्धान्त लेख्नुहोस् भन्ने क्वेसन आउँदाखेरि पनि लिमा डिक्लेरेसन अनुसार यी सिद्धान्त हुन् भन्न हजुरले सक्नुहुन्छ र सँगसँगै यसरी लिमाले मात्र सोद्धाखेरि पनि हामीले लेख्न सक्छौँ, यो कुराहरू ख्याल गरौँ। अब अर्को मेक्सिको कुरा गरौँ, मेक्सिको घोषणा पत्र उल्लेख गरेका भनेको मेक्सिको महाधिवेशन, यो इन्डोसाईको महाधिवेशन हरेक तिन तिन वर्षमा हुन्छ, यो मेक्सिकोमा 2007 भएकोले हुन त तिनै कुरा त थोरै अलिकति क्लियर के गर्यो भने मेक्सिको डिक्लेरेसनमा त्यसको मैले यहाँ सारांश ल्याएको छु। एउटा स्वतन्त्रता कुरा गर्छ यसले पनि, वित्तीय प्रशासनिक रूपमा स्वतन्त्र हुनुपर्ने, वित्तीय रूपमा प्रशासनिक रूपमा अडिट गर्ने निकाय स्वतन्त्र हुनुपर्छ भनिएको छ। अर्को पारदर्शिता ट्रान्सपेरेन्सीको कुरा गर्छ यसले, भनेको सूचनामा बिना अवरोध हुनुपर्छ र अर्को उत्तरदायित्वको कुरा गरेको छ, एउटा एकाउन्टेबल हुनुपर्छ लेखा परीक्षण गर्ने निकाय एकाउन्टेबल, जुन हजुरको लिमा डिक्लेरेसनमा यो कुरा थिएन यसमा थपिएको छ। अर्को नैतिकता र गुण नैतिकताको कुरा पनि मेक्सिकोले बढाएको छ। त्यसै गरेर गुणस्तर नियन्त्रणको सिद्धान्त भन्छ कि क्वालिटी कन्ट्रोल, जस्तो यही हजुरको मेक्सिको डिक्लेरेसन जब आयो, मेक्सिको डिक्लेरेसन आएपछि जस्तै गुणस्तर नियन्त्रणमा हजुरलाई जोड्छु, नैतिकताको कुरा गर्छु, जस्तै नैतिकताको कुरामा महालेखा परीक्षकले यो आइसकेपछि लेखा परीक्षकको आचरण भनेर जारी गरेको देखिन्छ। यही मेक्सिको डिक्लेरेसनकै माध्यमबाट कर्मचारीको आचरणहरू भनेर आचार संहिता लेखा परीक्षकको जारी भएको छ। अनि क्वालिटी कन्ट्रोलको पार्टमा के गरिएको छ भने क्वालिटी एस्युरेन्स भन्ने युनिटै गठन भएको छ 2007 क्वालिटी एस्युरेन्स, होइन, गुणस्तर आश्वस्तता, गुणस्तर आश्वस्तता अडिटरको पनि अडिट गर्ने भन्छ, भनेको त्यो गुणस्तर आश्वस्तता शाखा गठन भएको, त्यसै गरेर अहिलेको नैतिकता आचार संहिता जारी भएको, उत्तरदायित्व हुने विभिन्न खालका मिसन भिजनमा आएको, अनि यसले के देखिन्छ भने मेक्सिको डिक्लेरेसन, अर्को इसाई टेन भन्छ यसलाई, उता हामी अडिटिङ स्ट्यान्डर्डमा गयौँ भने इसाई टेनमा चाहिँ मेक्सिको डिक्लेरेसनको बारेमा क्लियर लेखिएको छ, इसाई वानमा लिमा डिक्लेरेसनको बारेमा उल्लेख गरिएको छ भने यो मेन सिद्धान्त अडिटिङ स्ट्यान्डर्डमा छ। अब यो नेपालकै हामीले गऱ्यो भने यसमा कस्तो छ भने नेपालको बेसिकली मानदण्डमा वर्गीकरण गऱ्यो भने चारवटा खण्डमा सामान्य मानदण्ड होइन, त्यसै गरी स्थलगत मानदण्ड, प्रतिवेदन मानदण्ड भनेर बेसिकली नेपालले चारवटा क्याटेगोरीमा, तिन गराउन सक्छौँ, चार बेसिकली चार क्याटेगोरीमा रहेको छ। जेनरल स्ट्यान्डर्ड कस्तो हुने भन्ने कुरा सुरुमा रहेको छ, जस्तै लेखा परीक्षणको मानदण्ड वर्गीकरण गर्दा जेनरल स्ट्यान्डर्ड कस्तो हुन्छ त अडिटमा भन्दा, स्वतन्त्रता तथा वस्तुपरकता हेर्नु है त, कर्मचारीको योग्यता, लेखा परीक्षण गर्दा प्रतिनिधि गर्दा ध्यान दिनुपर्ने होसियारी, सूचनाको गोपनीयता, गुणस्तरको सुनिश्चितता, व्यावसायिक विवेक। जस्तो यहाँ हेर्नुभयो भने अरू कतिवटा कुरा देख्नुभयो भन्दा छवटा कुरा देख्नुभयो, जेनरल स्ट्यान्डर्ड अन्तर्गत अडिटरका छवटा विषयहरू हुँदो रहेछन्। एउटा के हुँदो रहेछ त भन्दा, लेखा परीक्षण गर्ने संस्था तथा प्रत्येक लेखा परीक्षकको स्वतन्त्र हुन्छन्, स्वतन्त्र हुनुपर्छ, सिद्धान्त त्यो अभाव प्रभाव र दबाव मुक्त हुनु पर्यो। वस्तुपरक भनेको मेटेरियल हुनु पर्यो, मेटेरियलिटी, अब्जेक्टिभिटी पनि भन्छौँ यसलाई हामी, विथआउट बायसनेस, इन्डिपेन्डेन्ट रूपमा अडिट गरे भनेको पहिलो जेनरल स्ट्यान्डर्डको पहिलो कुरा। दोस्रो कुरा कर्मचारीको योग्यता भन्छ, लेखा परीक्षणमा संलग्न कर्मचारी दक्ष हुनु पर्यो, अर्को स्ट्यान्डर्ड। लेखा नबुझेको लेखा परीक्षण गर्न जानु भएन, एकाउन्टिङ नलेजै नभएको व्यक्तिले अडिट गर्नु भएन, टेक्निकल सिपहरू चाहियो। र त्यस्तो टोली व्यक्ति अथवा समूहबाट लेखा परीक्षण गराएको हुनुपर्छ जसमा लेखा र लेखा परीक्षण सम्बन्धी पर्याप्त नलेज होस्, अर्को स्ट्यान्डर्ड। विदाउट नलेजको व्यक्तिबाट हामी अडिट गर्नु हुँदैन। अर्कोहरूको जेनरल स्ट्यान्डर्डमा के पर्ने, अर्को तेस्रो कुरा के हो त भन्दा, प्रतिवेदनको तयारी गर्दा ध्यान दिनुपर्ने होसियारी भन्छ। एउटा जस्तो प्रतिवेदन तयारी गरिसकेपछि प्रतिवेदनहरू हामी जारी गर्दा प्रमाणको निर्कुल सङ्कलन, मूल्याङ्कन, विरोधको पश्चिमकरण, सिफारिस, उचित व्यावसायिक होसियारी अप्नाउनु पर्छ। यो कस्तो भइरहन्छ अहिले पनि, एउटा मनसाय लेखे आउँछौँ, रिपोर्टमा आइ आउँछ, रिपोर्टमा आएपछि हामी लेख्यो भने बाहिर पत्र पत्रिकामा फरक किसिमले आउँछ, अनि पब्लिकको बुझाइ र हाम्रो लेखा फरक पर्छ कहिले। यो अवस्थामा अडिटरले चाहिँ त्यो खा किसिमले सही सूचना हुने गरेर अडिट रिपोर्ट भन्नु पर्यो। अडिट रिपोर्टले भन्न खोजेको के, त्यो ध्यान दिनु पर्यो, प्रस्तुतिकरण, सिफारिस, उचित व्यवसाय होसियारी भएन भने हरेक पाइलामा समस्या हुनसक्छ। जस्तो कहिले काहीँ पर्छ कि यो हामीले दिएको रिपोर्टमा पनि एउटा स्थानीय तहमा दिएको कुनै यस्तो कसो भने त्यही रिपोर्टमा कुनै कमा छुटेछ कि, प्रमुख प्रशासकीय अधिकारी आएर के भन्नु, फलानु गाउँपालिकामा चाहिँ कमा सहित लेख्नुभयो, मेरो यो कमा किन छुटाउनु भयो भने आएर डिस्कसन गर्नु, दुई जस्ट एक वर्ष अगाडिको कुरा मात्रै। उनी त्यो भने त्यस्तो उद्देश्य पनि केही थिएन, त्यो कमाएको त्यत्रो अर्थ लागेर हामी ख्याल पनि गरेका थियौँ। रिपोर्ट इस्यु भयो, रिपोर्ट इस्यु भएर आउँदाखेरि सिधै कार्यालय प्रमुख र पालिका प्रमुखै आएर चाहिँ अफिसमै आएर के भन्नुभयो त भन्दा, तपाईँले यो स्थानीय तहमा कमा राख्नुभयो या मेरोमा राख्नुभयो, मेरोमा के कमजोर थियो राख्नुभयो, त्यस्तै त्यस्तै खालको त्यो विषय भने हामीले के अरे हामीले भन्नु खोजेको कुराहरू, हामीले प्रमाण सङ्कलन गरेको कुरा हरेक कुरामा चाहिँ व्यावसायिक होसियारी अडिटरले अप्नाउनु पर्छ, अडिटरले जस्तो भए त्यस्तो रिपोर्टहरू जारी गर्नु हुन्छ। अर्को सूचनाको गोपनीयता भने, जस्तै हजुरको अघि हामी लिमा डिक्लेरेसन भन्यौँ, मेक्सिको डिक्लेरेसन भन्यौँ, बिना अवरोध सूचना पहुँच हुन्छ पनि भन्यो, नेपालको संविधानमा पनि बिना अवरोध सूचना पहुँच भन्ने छ। अब अडिटको प्रिन्सिपलमा हामी के भन्यौँ, गोपनीयताको सिद्धान्त भनेको पनि पढ्यो। अब हजुरको हेर्नुहोस्, हामीले लेखा परीक्षण गर्दा हरेक सूचनाहरू हामीलाई उपलब्ध हुनुपर्छ, सूचना उपलब्ध भएन भने हामी अडिट गर्न सक्दैनौँ। र अडिटरको स्ट्यान्डर्ड के हो त भनेको, लेखा परीक्षण मान के हो भन्दाखेरि, प्राप्त सूचना सूचना चाहिँ सबै लिने, तर प्राप्त भएको सूचनाहरू तेस्रो पक्षलाई दिनु भयो। तेस्रो पक्षलाई दिएर गलत उपयोग गर्न पाइएन, सूचना गोपनीयता कायम गरेको हुनु पर्यो। अर्को हो गुणस्तरको सुनिश्चित। अब गुणस्तर महानगर परिषद कार्यालयसँग गुणस्तर सुनिश्चित उपयुक्त संयोजन व्यवस्था हुनुपर्छ, स्ट्यान्डर्डहरू जस्तो मैले पनि हजुरलाई यहाँ भने क्वालिटी एस्योरेन्स युनिटै छ। अडिट गरिसकेपछिहरू कस्तो हुन्छ भने हाम्रो अडिटमा प्रारम्भिक अडिटमा गइसकेपछि अडिट अडिटहरूमा गइसकेपछि सुपरभिजन हुन्छ, मोनिटरिङ भइरहेको हुन्छ, कसले कसरी काम गरिरहेको हुन्छ भनिन्छ, क्वालिटी एस्योरेन्स, प्रि एस्योरेन्स, पोस्ट एस्योरेन्स भनिन्छ। भनेको लेखा परीक्षण प्रतिवेदन जारी गर्नुभन्दा अगाडि पनि प्रि एस्योरेन्स भन्छ त्यसलाई गर्ने व्यवस्था छ, र लेखा परीक्षण प्रतिवेदन जारी भइसकेपछि पनि फेरि पोस्ट एस्योरेन्स भन्छ, त्यो पनि व्यवस्था छ। भने गुणस्तरको सुनिश्चित एउटा स्ट्यान्डर्ड, जेनरल स्ट्यान्डर्ड पर्छ। यो व्यवस्था अडिट गर्ने जुन सुप्रिम अडिट इन्स्टिट्युसन भन्छ त्यो निकायले गरेको हुनुपर्छ, अनिवार्य रूपमा गर्नुपर्छ, र यो व्यवस्था छ होला। प्रभावकारिता त्यसको अर्कै पाठ हो, तर यो स्ट्यान्डर्ड भएको कुरा त्यहाँ अवश्य हुन्छ। अर्को व्यावसायिक विभेद, अर्को स्ट्यान्डर्ड भनेको महालेखा जुन एउटा महालेखा परिषदले लेखा परीक्षण गर्दा, लेखा परीक्षण कार्यको योजना तयार गर्दा, लेखा परीक्षण गर्दा अथवा परिणामहरूको प्रतिवेदन गर्दा व्यावसायिक विवेकको प्रयोग गर्नुपर्छ। प्रोफेसनल जुन जजमेन्ट छ विवेकको प्रयोग त्यहाँ हुन सक्नुपर्छ। जस्तो यसमा हजुरको हामीले योजनाहरू बनाउँदा कस्तो हुन्छ भन्नुहुन्छ भने सबै लेखा परीक्षण गर्न एक त समयले पनि भ्याउँदैन, र इन्टरनेसनल प्र्याक्टिस अनुसार पनि भएको सबै कागजात लेखा परीक्षकले लेखा परीक्षण गर्ने भन्ने होइन। रिजनेबल एस्योरेन्स दिने पार्ट हो अडिट भन्ने, के त भन्दा फाइनेन्सियल स्टेटमेन्टमा एउटा रिजनेबल एस्योरेन्स प्रदान गर्ने र एउटा लेभलसम्म यो ठिक छ भनेर आश्वस्तता प्रदान गर्ने विषय भएको हुनाले हामीले योजना तयार गर्दा, त्यहाँका जोखिमहरू निर्धारण गर्दा, त्यहाँको स्याम्पलिङ गर्दा व्यावसायिक विवेकको पत्र सकेनौँ भने मानिलिउँ उदाहरणको लागि तलब हेर्ने भन्यो, कुनै कार्यालयको तलब हेर्ने भन्यो, तलब हामी 3 महिना छान्यौँ, साउनको हेर्ने, कार्तिकको हेर्ने, असारको हेर्ने भन्यो, 12 महिना 3 महिना त हेरेको नि, तर त्यो त्यसमा केही सिधै मार्गमा मात्रै फल्ट हुनसक्छ। त्यो अवस्थामा व्यावसायिक विवेकको प्रयोग भएन। त्यहाँ के भने विश्लेषण गरेर एउटा प्लान बनाएर कुन हेर्ने भन्ने कुरा हामी बनाउँदैछ भने त्यो व्यावसायिक विवेकको प्रयोग भयो भने ती कुराहरू छोड्दैन, ए मिस्टेक भएको कुराहरू छोड्दैन भने चाहिँ एउटा लेखा परीक्षण मानदण्डमा सामान्य मानदण्ड अन्तर्गत हामी 6 वटा कुरा गऱ्यौँ। स्वतन्त्र वस्तुपरकता भन्यौँ, कर्मचारीको योग्यता कुरा गऱ्यौँ, रिपोर्टिङको कुरा गऱ्यौँ, सूचनाको गोपनीयता भन्यौँ, क्वालिटीको कुरा गऱ्यौँ, र व्यावसायिक विवेक एउटा अडिटरले आफ्नो काममा जाँदा योजना बनाउँदा रिपोर्टिङ हुँदा व्यावसायिक विवेक उसको प्रोफेसनलिजम जुन छ त्यसलाई त्यो जजमेन्ट उसले युज गरेको हुनुपर्छ भन्ने चाहिँ हामीले लेखा परीक्षणको सामान्य मानदण्डमा यी विषयहरू समावेश गर्न सक्छौँ। त्यसै गरेर हजुरको अर्को छ स्थलगत मानदण्ड भनिन्छ। अब स्थलगत मानदण्ड र सञ्चार, स्थलगत र सञ्चार मैले एकै ठाउँ राखेको छु। स्थलगत भनेको कस्तो भन्छ भने हामीले फिल्डमै गएर लेखा परीक्षण गर्दा कुन कुन कुरामा ध्यान दिनु पर्यो त, अघि भनेको जेनरल स्ट्यान्डर्ड भयो, ओभरअल के गर्ने भन्ने कुरा। अब अर्को अब मानेको स्ट्यान्डर्ड के भयो त भन्दा स्थलगत रूपमा कस्तो हुनु पर्यो, फिल्डको स्ट्यान्डर्ड कस्तो हुनु पर्यो त भन्दा लेखा परीक्षण कार्य योजनाको कुरा गर्यो, कार्यको योजनाको कुरा गर्यो, मितव्ययी दक्ष र प्रगत र समयमै गुणस्तरीय लेखा परीक्षण सम्पन्न गर्न सक्ने गरी वार्षिक लेखा परीक्षण योजना तयार गर्ने। भनेको हामीले फिल्ड स्ट्यान्डर्डमा के हुनु पर्यो त भन्दा हाम्रो अडिट इफिसियन्ट ढङ्गले हुनु पर्यो, इफेक्टिभनेस अडिटमा देखिन पर्यो, समयमै क्वालिटी युज लेखा परीक्षण सम्पन्न गर्नु पर्यो। त्यो किसिमले हामी प्लान बनाउनु पर्यो फिल्ड स्ट्यान्डर्डमा। भनेको हाम्रो प्लान अडिट प्लान कस्तो हुनु पर्यो त, समयमै सम्पन्न गर्ने, गुणस्तरीय विषयवस्तु आउने, क्वालिटी युक्त हुने, र सँगसँगै अडिट चाहिँ फेरि खर्चिलो हुनु भएन, नित्यले हुनु पर्यो, दक्ष हुनु पर्यो, प्रभावकारी हुनु पर्यो। यो किसिमले हामी गर्नु पर्यो। अर्को लेखा परीक्षण गर्ने निकायको आन्तरिक नियन्त्रण प्रणालीको विचार गर्ने भन्छ स्ट्यान्डर्डमा। कुन निकाय हामी अडिट गर्दैछौँ, स्थानीय तहमा जाँदैछौँ, सङ्घीय निकायमा जाँदैछौँ अथवा प्रदेशमा जाँदैछौँ, फिल्डमा जाँदैछौँ भने त्यो कामको प्लान बनाउने क्रममा त्यो निकायमा इन्टर्नल कन्ट्रोल सिस्टम के होला त भन्ने राम्रोसँग विचार गरेर त्यहाँका आन्तरिक लेखा परीक्षण प्रतिवेदनहरू अध्ययन गरेर त्यहाँको फाइनेन्सियल स्टेटमेन्टहरू अध्ययन गरेर त्यहाँको प्रोसिडरहरू कानुनहरू हेरेर मात्रै योजना बनाएको हुनुपर्छ भनेर भन्छ। त्यसरी सुम्पिएको लेखा परीक्षणको कार्ययोजना तयार गरी अन्य लेखा परीक्षण विशेषज्ञ समक्ष मूल्याङ्कन गर्ने भनेको जो लेखा परीक्षण गर्नको लागि हाम्रै मेन पावरले सम्भव छ कि छैन, त्यो अडिट गर्नको लागि हाम्रो मेन पावरको योग्यता कति छ, त्यसले एकत्रित गर्नु पर्यो। योग्यता पुग्दैन भने विशेषज्ञको सम्बन्ध स्थापित हुनु पर्यो, त्यसलाई त्यसको लागि कुनै स्पेसलिस्ट चाहिन्छ भनेदेखि स्पेसलिस्टको सेवा लिने लिएर योजनाहरू लेखा परीक्षण कार्यको योजना बनाएर फिल्डमा क्लियर कट हिसाबले पठाउने गरेर हाम्रो स्ट्यान्डर्ड हुनुपर्छ भन्नु परेको छ। अब यसमा हुन त यसमा थ्री पार्ट धेरै डिटेल हुन्छ, मैले यसलाई संक्षेपी रूपमा ल्याएको भने अब यसमा जस्तो आन्तरिक नियन्त्रण पाएमा के गर्ने डिटेल छ त्यहाँ भन्दा हामी जस्ट यति बेला चाहिँ कार्यको योजना कसरी हुन्छ भन्ने कुरा आयो। अर्को सञ्चालनमा के छ त सुम्पिएको लेखा परीक्षणको योजना बारे लास्टको के भन्नुहोस् बुझ्दै बुझ्दैन। त्यस्तो सुम्पिएको लेखा परीक्षणको कार्ययोजना तयार गरी अन्य लेखा परीक्षक र विशेषज्ञको सम्बन्ध मूल्याङ्कन गर्ने भनेको जुन मानिलियो हजुरको कसैलाई कसैलाई कुनै राणा राष्ट्रियको अडिट पर्यो भनेको सुम्पिएको कार्ययोजना के भयो त उसको लागि चाहिँ एउटा एन्टिटी आयो, वनको एउटा एन्टिटी आयो, त्यो इन्टिटीमा अडिट गर्नको लागि अन्य लेखा परीक्षकहरू एक्लै त गर्ने कुरा भएन, अन्य लेखा परीक्षकहरू को को हुन् त त्यहाँ संलग्न हुने टिम को हो हेर्नु पर्यो। त्यो टिम र आफूले जुन कार्ययोजना तयार गर्ने क्रममा त्यो काम आफैबाट सम्पादन हुन सक्छ सक्दिन, त्यो अडिट गर्नको लागि हाम्रो नलेज पुग्छै पुग्दैन। जस्तो मैले जिम्मा पाएँ, मैले टिममा अर्को दुईजना साथीहरू राख्दैछु भने हाम्रो तिनजनाको टोलले त्यो काम टुङ्ग्याउन सक्छ सक्दैन, हो सक्छ भने ओके, सक्दैन भने विशेषज्ञ सम्बन्धको मूल्याङ्कन गरे त्यसले त्यहाँ स्पेसलिस्टहरू पनि हामीलाई चाहिने हुन् कि त्यो विशेषज्ञहरू हामीले हायर गर्नु त्यो अडिटको लागि, अथवा विशेषज्ञलाई हामी के सोध्नुपर्ने हो कि विशेषज्ञलाई बोलाएर त्यहाँ केही कुरा लेख उल्लेख गर्नुपर्ने हो कि भन्ने कुरा भन्न खोजेको भनेको अडिटरले अडिट गर्ने क्रममा योजना बनाउने क्रममा त्यो काम आफैबाट सम्पादन हुन सक्छ कि सक्दै मूल्याङ्कन गर्नुपर्छ भन्ने भने हो कि भन्ने कुनै काम सुम्पियो भने मैले त्यसको योजना बनाउँदैछु, मसँग जाने टिम पनि मलाई अलरेडी थाहा छ, म आफ्नो टिमबाट त्यो काम गर्न सक्छु कि सक्दिनँ भन्ने कुरा विश्लेषण गर्नु पऱ्यो। यदि म सक्दिनँ भने विशेषज्ञको सम्बन्धमा मैले मूल्याङ्कन गर्नुपर्छ, चाहिन्छ कि चाहिँदैन त, त्यसको लागि स्पेसल व्यक्ति चाहिन्छ कि चाहिँदैन, व्यक्ति संस्था पनि लिन सकिन्छ, चाहिन्छ भने लिनुपर्छ। कार्यमूलक लेखा परीक्षण लिएको पनि हुन्छ माया लेखा परीक्षण कार्यमा, जो कतिपय ठाउँमा इन्जिनियरिङमा हुन्छ, कृषिमा हुन्छ, स्वास्थ्यमा हुन्छ, जस्तो आइटीहरू हेर्नुपर्ने हुन्छ, आइटीहरूमा इन्फर्मेसन टेक्नोलोजी हुने हामी सबै कम्प्युटर नलेजहरू हामीसँग नहुँदा त्यो एक्सपर्टहरू हामी लिन्छौँ होइन। यो योजना बनाउँदा यो स्ट्यान्डर्डले भनेको कुरा के भन्दा मिटेबल हुनु पर्यो, इन्टरनल कन्ट्रोलको विचार गर्नु पर्यो र विशेषज्ञहरू चाहिने नचाहिने त्यो कुराको पनि अडिट टिमको समग्र मूल्याङ्कन योजना बनाउने क्रममै गरिएको हुनुपर्छ। योजना बनाउने क्रममा हामी गर्न सक्यौँ भने भोलि कार्यान्वयन चाहिँ सही रूपमा सही ढङ्गले हुन सक्दिन, हामी योजना बनाउने क्रममा कुनै कुरा बुझ्न कमजोरी भयो भने त्यो सही रूपमा हामी सञ्चालन गर्न सक्दिनौँ। त्यसै अब सञ्चालन सम्बन्ध के छ त, सञ्चालन मान्न अपरेसनल पार्ट भन्दा लेखा परीक्षण कार्यको सुपरिवेक्षण तथा पुनरावलोकन भन्छ। यो यसमा जस्तो अब सञ्चालन भनेको कस्तो भने अब टिम फिल्डमा खटियो हेर्नु है त, अघिसम्म हामी अफिसमै छौँ, अब टिम कहाँ खट्यो, फिल्डमा खट्यो, सञ्चालनमा अपरेसनमा आइसक्यो। अब अपरेसनमा आएपछि ओभर पार्ट जस्तो दुई नम्बर त्यहाँ लेखा परीक्षणको व्यवस्थापन भने चाहिँ सुरुमा सुपरभिजन छ भनेको अडिट टिम खटाइसकेपछि स्ट्यान्डर्ड के त भन्दा अडिट टिम जान्छ अडिट गर्छ त्यो कामको सुपरभिजन पुनर्वलोकन अनिवार्य रूपमा गरेको हुनुपर्छ। मेक्सिको डिक्लेरेसनले पनि त्यो भनेको छ हजुरले अघि ख्याल गर्नुभयो होला, भनेको अडिटको फ्रिली अडिटलाई छोडिदिनु भएन, सुपरभिजन हुनु पर्यो, त्यो अडिट कामको पुनरावलोकन हुनु पर्यो। सँगसँगै लेखा परीक्षणको व्यवस्थापन भन्छ। लेखा परीक्षणको व्यवस्थापन भन्दा बित्तिकै लेखा परीक्षणमा कति जन ती जनशक्ति कसरी परिचालन गर्ने, कति अवधिको लागि परिचालन गर्ने, को को त्यहाँ संलग्न हुने, अडिट कहिले टुङ्ग्याउने, होइन यसो लेखा परीक्षणको व्यवस्थापन अन्तर्गत हजुरको लेखा परीक्षण गरिसकेपछि हेर्नुहोस् कुनै पनि कार्यालयमा प्रवेश गरिसकेपछि सुरुमा प्रवेश बैठक भन्ने हुन्छ। प्रवेश बैठकमा के गरिन्छ, कार्यालय प्रमुख, लेखा प्रमुख लगायतका समन्वयका सम्पूर्ण पदाधिकारीलाई त्यहाँ भेला गराइन्छ। अब हामी अडिट गर्न आयौँ, हामी यसरी अडिट गर्दैछौँ भन्ने एउटा पार भयो। त्यसपछि त्यो भइसकेपछि हजुरको अडिट सुरुवात हुन्छ। सुरुवात भइसकेपछि अडिटमा देखिएका जुन जति पनि विषयहरू छन् ती विषयहरूको बारेमा कन्टिन्यू छलफल हुन्छ र अडिटको कार्यालय स्थापना हुन्छ, यो व्यवस्थापन अन्तर्गत पर्छ। अर्को कानुन तथा नियमको पालना भन्छ, भनेको कानुन र नियमको अनुसरण गरी परीक्षण। अब लेखा परीक्षक पनि फेरि जङ्गबहादुर हुनुभयो हजुरले, उसको पनि केही कानुन छ, किनभने हामी सिद्धान्त भनेको थियौँ, लेखा परीक्षण सिद्धान्त सुरुमै भनेको थियौँ, आचार संहिता छन्। त्यो कानुन नियमको अनुसरण गरेर उसले परीक्षण गर्नु पर्यो, प्रमाण बिनाको कुराहरू उसले अगाउनु भएन, यो स्ट्यान्डर्ड हो। यदि हामीले कुनै अडिटरले कानुन बिना कुनै पनि विषयवस्तुहरू उल्लेख गर्छ, कानुन बिना कुनै निकायको परीक्षण गर्छ भने त्यो कुरा स्ट्यान्डर्डभन्दा बाहिर गयो, स्ट्यान्डर्डभित्र रहेन। हाम्रो स्ट्यान्डर्डले के भन्छ त भन्दा, अडिटर तिमी अडिट गर्न गएछौ भने तिमीसँग सम्बन्धित जे जति कानुनहरू छन् त्यो कानुनको अधीनमा रहेर तिमीले त्यहाँ गएर काम गरेको हुनु पर्यो, अडिट गरेको हुनु पर्यो भनेको। अर्को के भने, लेखा परीक्षण प्रमाण सङ्कलन अभिलेखाङ्कन भन्छ। लेख अडिटमा के भने, कुनै पनि विषयवस्तु हामी इस्यु रेज गर्छौँ भने त्यसको हामीसँग इभिडेन्सहरू हुनु पर्यो, प्रमाणहरू सङ्कलन हुनु पर्यो र सँगसँगै त्यसलाई हामी अभिलेखबद्ध पनि गर्नु पर्यो। उदाहरणको लागि कस्तो भने, यो मानिलिउँ मैले कुनै सरकारी निकायमा गएको थिएँ, त्यहाँ करारका कर्मचारीले छन्, करारका कर्मचारीलाई हेर्नुहोस् है त, करार सम्झौता चाहिँ गरेको छ, करार सम्झौतामा चाहिँ उल्लेख नभएको जस्तै हजुरको महँगी भत्ताको कुरा भयो, कुनै एउटा सुविधा भनौँ न, कुनै एउटा सुविधा उसले करार सम्झौतामा उल्लेख चाहिँ गरेको छैन तर लेखाङ्कनमा चाहिँ भुक्तानी दिइरहेको छ। ख्याल गर्नु है त, कुनै कार्यालयमा म गएँ, त्यहाँ करारमा कार्यरत कर्मचारी छन्, ती करारमा कार्यरत कर्मचारीहरूलाई करार सम्झौता अनुसार सुविधा दिनुपर्छ, कुनै सुविधा करार सम्झौता नभएको चाहिँ दिइरहेको छ। अब मैले त्यो मेरो रिपोर्टमा लेखेँ, करार सम्झौतामा कन्ट्याक्ट एग्रिमेन्टमा नभएको फेसिलिटी उपलब्ध गरायो भने लेखेँ, मैले लेखेँ, म फर्केँ। अब हेर्नुहोस् है त, अब यो प्रमाणको कुरा किन चाहियो, यदि मैले त्यतिखेरको त्यो उसको करार सम्झौता कपी गरेर मेरो फाइलमा मैले सम्झौन गरिनँ भने जुन समय मैले लेखामा दिएको थियो मैले सम्मेलन गरिनँ भने फेरि के भन्ने भयो त, अर्को करार सम्झौता लिएर होइन यहाँ त छ त दिने भनेको छ त, तपाईँले हेर्दा छुट्यो होला, दिने भनेकै छ त, अब मैले के कहाँ दिने भन्छ, मैले हेरेकै छु त्यहाँ, त्यसै प्रमाण खोइ त भने अडिटरले जुन विषयवस्तुहरू आफ्नो रिपोर्टमा उल्लेख गर्छ त्यो विषयवस्तुको ब्याकअप हुनु पऱ्यो कि, प्रमाणहरू हुनु पऱ्यो, त्यो सङ्कलन गरेर राख्नु पऱ्यो र सँगसँगै त्यसको अभिलेखाङ्कन हुनुपर्छ भने स्ट्यान्डर्डको भनेको प्रमाण बिना कुनै पनि विषयवस्तु अडिटरले रेज गर्न मिल्दैन भन्न खोजेको सञ्चालन स्ट्यान्डर्ड अपरेसन स्ट्यान्डर्डले। अर्को भनेको आर्थिक विवरणको विश्लेषण, फाइनेन्सियल स्टेटमेन्टको एनालाइसिसको पार्ट, यो अर्को महत्त्वपूर्ण सञ्चालन मानदण्डको, जस्तो हजुरको हामीले वित्तीय लेखा परीक्षण, परिपालनको लेखा परीक्षण, कार्यमूलक लेखा परीक्षण भन्छौँ। अडिटरले अडिट गर्न गइसकेपछि पहिलो ड्युटी भनेको के हो त, आर्थिक विवरण फाइनेन्सियल स्टेटमेन्टको एनालाइसिस गर्ने। एनालाइसिस गर्ने क्रममा हो हामीले त्यहाँ विभिन्न खालको एनालाइसिस के हुन्छ, त्यहाँको सम्पत्ति, त्यहाँको दायित्व, सरकारी सम्प कार्यालयमा जोड्छु म यहाँलाई, सम्पत्ति भनेको जिन्सी माल सामान भन्नु, दायित्व भनेको धरोटी भन्नु एकछिन, आम्दानी खर्च होइन, आम्दानी खर्च त्यो विश्लेषण गर्ने पेज भएको हाम्रो फाइनेन्सियल स्टेटमेन्ट, त्यो फाइनेन्सियल स्टेटमेन्ट कुन अवस्था देखाउँछ, यथार्थ कुरा चित्रण गरेको छ कि छैन, त्यो फाइनेन्सियल स्टेटमेन्टबाट भित्र छिरेर हेर्नु पर्यो, लेखा पालन कसरी गरिएको छ भनेको लेखाको आधारमा तयार गरिएको जुन वित्तीय विवरण अथवा आर्थिक विवरण छ त्यो आर्थिक विवरणको विस्तृत रूपमा विश्लेषण गर्ने काम अडिटले गर्नुपर्छ भन्ने यही स्ट्यान्डर्डले भन्छ। भने यो सञ्चालन सम्बन्धमा भनेर हामी स्थलगतमा एउटा योजनाको कुरा गऱ्यौँ, अर्को सञ्चालन फिल्डमा गएर गर्ने कुरा गऱ्यौँ। यो कुरापछि अब हामी लाग्छौँ अर्को अर्को पार्ट लाग्दाखेरि अब प्रतिवेदनको कुरा गर्छौँ। अब हामी कहाँ गर्छौँ प्रतिवेदन प्रस्तुतिको मापदण्ड भनेर भन्यौँ। प्रतिवेदन प्रस्तुतिको मापदण्ड भनेको हजुरको यो के हो त भन्दा रिपोर्टिङ स्ट्यान्डर्डमा लेखा परीक्षण गरिसकेपछि रिपोर्ट अनिवार्य दिनु पर्यो होइन त। भनेको जब हामी मैले यहाँ अघि जुन स्थलगतमा भनेको थिएँ हजुरलाई, सुरुमा हामी के गर्छौँ जान्छौँ प्रारम्भिक बैठक गर्छौँ, त्यसलाई एन्ट्री मिटिङ पनि भनिन्छ। एन्ट्री मिटिङ भइसकेपछि अडिटको काम सम्पादन हुन्छ, भाउचरहरू हेर्ने कामहरू हुन्छ। भाउचरहरू हेरिसकेपछि ती देखिएका कुराहरू हामी व्यवस्थापन समक्ष उपलब्ध गराउँछौँ। व्यवस्थापन समक्ष उपलब्ध गर्नु त्यसलाई छलफल भन्छ, त्यसलाई एक्जिट मिटिङ भन्छ। एक्जिट मिटिङ भन्छ, अघि एन्ट्री मिटिङ, अब एक्जिट मिटिङ भनेको बहिर्गमन बैठक। बहिर्गमन बैठकमा कुरा गरिसकेपछि अब अडिट कहाँ गयो, समापनमा गयो। हो समापनमा अब त्यो बहिर्गमन बैठकमा छलफल भएर बाँकी रहेका विषयहरू हाम्रो रिपोर्ट मार्फत जारी गर्नुपर्छ भन्ने प्रोसेस भयो। हो प्रतिवेदन प्रस्तुतिको स्ट्यान्डर्ड कस्तो हुनुपर्छ त भन्ने कुरा अब हामी यो स्ट्यान्डर्डमा गर्छौँ। भनेको प्रतिवेदन एउटा चाहिँ लेखा परीक्षण कार्य समापनसँग सम्बन्धित भयो होइन, काम समापनको पाठ हामी जुन हजुरलाई भने एक्जिट मिटिङ हामी हुनु पर्यो। एक्जिट मिटिङ गर्ने क्रममा पनि हामीले लेखा परीक्षण गरिएको निकायको त्यो हामीले देखाएको विषयमा के छ त प्रतिक्रिया भन्ने समेत लिने भन्छ क्या त्यो स्ट्यान्डर्डले। स्ट्यान्डर्डले के भन्छ भने एक्जिट मिटिङ गर्दै हुनुहुन्छ भने एक्जिट मिटिङमा तपाईँले इस्यु गरेको जुन रेज गरेको इस्यु छ अथवा तपाईँले लेखेको बेरुजु छ त्यो बेरुजुको समाधान त्यो कार्यालयको भनेको के छ त त्यो समेत पनि त्यहाँ लेख्नुहोस् भनिएको हुन्छ स्ट्यान्डर्डमा। त्यो कार्य समापन त्यो गर्नु पर्यो। अर्को लेखा परीक्षण कार्यपत्र फाइलको पुनरावलोकन पाठ यसैमा पर्छ। कार्यपत्र भनेको हामीले जुन अडिट गर्ने क्रममा प्रयोग गर्छौँ, विभिन्न खालका टिपोटहरू वित्तीय विवरणहरू प्रयोग गर्छौँ, त्यो कार्यपत्रहरू सही रूपमा त्यहाँ युज भएको छ कि छैन, गलत प्रयोग भएको छ कि छैन कार्यपत्रको, त्यसलाई पुनरावलोकन गर्ने काम हुन्छ रिपोर्टिङ स्ट्यान्डर्डमा, र त्यसपछि रिपोर्ट जारी गर्ने काम हुन्छ। अब रिपोर्ट जारी गर्दा हजुरको महालेखा परीक्षकले अहिले दुईवटा रिपोर्ट जारी गर्छ, एउटा प्रारम्भिक प्रतिवेदन भन्छ, भनेको लेखा परीक्षण सम्पन्न भइसकेपछि 15 दिनभित्र हामी छलफल भनेको थियौँ अघि, छलफल गरेको 15 दिनभित्र प्रारम्भिक प्रतिवेदन जारी गरिन्छ। कुनै पनि निकायको लेखा परीक्षण सम्पादन भएको 15 दिनभित्र अनिवार्य रूपमा रिपोर्ट जारी गरेको हुनुपर्छ। अब प्रारम्भिक प्रतिवेदन हामीले दिइसकेपछि 35 दिनभित्र त्यो निकायले जुन निकायको हामी अडिट गरेका थियौँ नि त्यो निकायले हामीलाई प्रतिक्रिया दिनु पर्यो। भनेको उसको जवाब के छ त, हामीले उपलब्ध गराएको प्रतिवेदनमा त्यो निकायको जवाब के छ भन्ने कुरा हामी दिन्छ। र त्यो जवाब आइसकेपछि त्यो जवाबको अन्तिम टुङ्गो लगाएर अन्तिम प्रतिवेदन जारी हुन्छ, फाइनल रिपोर्ट जारी हुन्छ। जारी गर्दाखेरि फरक छ, फेरि साथीहरू यहाँ कहिले कहीँ कस्तो आउँछ भने कतिपय निकायमा दुईवटा रिपोर्ट जान्छन्, कतिपय निकायमा एउटा मात्रै जान्छ कि मालेपछि, त्यो कहिले काहीँ अलमल पनि हुन्छ यो पढाउँदाखेरि क्लासमा त्यस्तै क्वेसन सोध्नुहुन्छ साथीहरूले कस्तो हुन्छ भने हामी अहिले स्थानीय तहमा ठ्याक्कै दुईवटा रिपोर्ट जान्छ। हेर्नुहोस् है स्थानीय तह जति पनि 747 हामी हिजो भनेको थियौँ, त्यो 747 सुरुमा अडिट गरियो, प्रारम्भिक रिपोर्ट जारी गरियो, त्यसपछि आएर तिनीहरूले पठाएको प्रतिक्रियाहरू सबै कारवाही गरेर अन्तिम रिपोर्ट चाहिँ गएको छ। सँगसँगै प्रमुख मन्त्रालयमा पनि त्यही दुईवटा रिपोर्ट गएको छ, तर अन्य सङ्घीय निकायमा गएको छैन। सङ्घीय निकायको भने त्यो राष्ट्रपतिसँग पेस गरेकोलाई अन्तिम मान्ने, त्यो जुन प्रारम्भिक जारी गर त्यही नै अन्तिम मान्ने भनेको छ। त्यो विभिन्न खास स्ट्यान्डर्डले भनेको चाहिँ दुई थरी रिपोर्टै जारी गर्नुपर्छ भन्ने हो, भनेको प्रारम्भिक प्रतिवेदन अन्तिम प्रतिवेदन दुवै जारी गर्नुपर्छ भन्ने हो। तर प्रारम्भिक प्रतिवेदन जारी गर्यो त्यसमा कुनै सुधार कुनै चेन्ज भएन भने अन्तिम प्रतिवेदनै त्यही हो भन्ने हिसाबले चाहिँ हामी लिनुपर्ने अवस्था छ। अनि यो चाहिँ भनेको चाहिँ दुईवटा रिपोर्ट त्यहाँबाट जारी हुँदो रहेछन्, हजुरको प्रारम्भिक र अन्तिम रिपोर्ट, जस्तो लेखा परीक्षणको राय तथा प्रतिवेदनको ढाँचा विषयवस्तु स्ट्यान्डर्डले तोकेको छ र त्यो राय दिने क्रममा लेखा परीक्षणको राय जुन छ त्यो राय दिँदा हजुरको चार प्रकारको राय दिन्छ। अडिटिङमा राय चाहिँ चार प्रकारको हुन्छ, एउटा अनक्वालिफाइड ओपिनियन भन्छ रिपोर्टमा राय, रिपोर्ट हामी जारी गर्दा राय चार किसिम दिन सक्छौँ। एउटा मौन राय अनक्वालिफाइड ओपिनियन भनेको ठिकठाक भन्ने हो क्या, हामीले आर्थिक विवरण हेऱ्यौँ, लेखा हेऱ्यौँ, सबै हेऱ्यौँ, हेर्दा सब ठिकठाक छ, मागेको बेला पनि भएको छ, वित्तीय देखाएको पनि ठिक छ, त्यहाँ आर्थिक भनेको लेखा परीक्षण गर्ने निकायको जुन जानकारी त्यहाँ उल्लेख गरेको त्यो पनि एकदम उपयुक्त ढङ्गले आएको छ, वैधानिक व्यवस्था प्रचलित कानुनको अनुसरण गरिएको छ आर्थिक विवरण बनाउँदा। यो अवस्था भयो भने अडिटरले के गर्दैछ त अनक्वालिफाइड ओपिनियन जारी गर्नुहुन्छ। अब हाम्रो सन्दर्भमा बेरुजो नदेखिएको भन्ने जारी हुन्छ होइन, त्यसलाई हामी एक प्रकारले अनक्वालिफाइड मान्नु पऱ्यो, त्यहाँ कुनै क्वालिफाई गरिएन, केही पनि भनिएन, तपाईँको ठिकठाक छ लेखा परीक्षण गर्दा बेरुजो देखिन आएन भन्ने चाहिँ छ। अब यो मौन राय एउटा भयो, रायका प्रकार चारवटा मैले भने चारमध्ये एउटा प्रकारको कुरा गरौँ। अब दोस्रोमा जाउँदा क्वालिफाइड ओपिनियन, क्वालिफाइड ओपिनियन कुन अवस्था यो कस्तो खालको ओपिनियन हो भन्दाखेरि आर्थिक विवरणमा सारभूत रूपमा अथवा सारपूर्ण रूपमा चाहिँ प्रभावित हुने वा हुन सक्ने रायमा लेखा परीक्षणले मौन राय पेस्न गरी विवेचनात्मक राय पेस गर्छ, अडिट गर्यो, फाइनेन्सियल स्टेटमेन्ट पनि हेऱ्यो, हेर्ने क्रममा हजुरको चाहिँ कुनै कुनै एउटा विषयवस्तुमा विवेचना गर्नुपर्ने अवस्था हो अथवा त्यो कुरा उल्लेख गर्नुपर्ने, जस्तो भनौँ एउटा कार्यालयमा गयो अडिट गर्दै गऱ्यौँ सबै कुरा ठिक छ तर तल भुक्तानी तलबमा चाहिँ एरर अनियमित छ अथवा असुल गर्नुपर्ने केही हुनसक्छ, अब त्यो अवस्थामा मौन राय दिन सकिन सकिन अनक्वालिफाइड ओपिनियन भएन, वित्तीय ठिक छ सबै कुरा ठिक छ खराब भने कति हो त त्यही तलब मात्रै खराब थोरै 2 करोड खर्च भएको अफिसले तलबमै 1 लाख रुपियाँ निश्चित भयो होला होइन, अनि त्यसलाई हामी हेरेर के भन्छ त भन्दा विवेचनात्मक राय पेस हुन्छ, क्वालिफाइड ओपिनियन हुन्छ, बेरोजगार देखिएको भने दिया हुन्छ नि, विभिन्न खालको बेरोजगार दिया हुन्छ माले आएको कारणले गर्दा त्यसलाई हामी के बुझ्नु पऱ्यो यो क्वालिफाइड ओपिनियन हो अडिटरको भनेर बुझ्नु पऱ्यो। कार्य अब कुन अवस्थामा दिन्छ भन्दा एउटा कार्यक्षेत्रको सीमा साँगुरो भएमा, कार्यक्षेत्रहरू साँगुरो भयो, पुरै आफ्नो कार्यस्थ उसले हेर्नु नपाए भन्नुमा, विवरणहरू अपूर्ण भ्रामक सर्वोपाधि लेखा मानदण्ड विचलन भएको कुराहरू, लेखा मानदण्डहरू पालना भएको छैन, बिल भरपाईहरू नराखी खर्च गरिएको छ, दिनुपर्ने भन्दा बढी भुक्तानी दिएको छ, दिनुपर्ने भन्दा कम लिएको छ, भनेको एकाउन्टिङ स्ट्यान्डर्ड विचलन भयो कि डेभिएसन भयो, एकाउन्टिङ स्ट्यान्डर्ड अनुसार एकाउन्ट छैन भने लेख्न सक्ने हो भने आर्थिक विवरणलाई असर पार्ने अनिश्चित भएमा, अनिश्चितता भएमा भनेको फाइनेन्सियल स्टेटमेन्टमा कुनै विषयवस्तु उल्लेख चाहिँ छ तर त्यो विषयवस्तुको बारेमा त्यो विषयवस्तु त्यहाँ राख्दाखेरि असर हुनसक्छ अथवा त्यो विषयवस्तुहरू पूर्ण रूपमा त्यहाँ छैन तर फाइनेन्सियल स्टेटमेन्ट देखिन्छ, हो त्यो अवस्थामा अडिटरले विवेचनात्मक राय दिन्छ, भनेको सबै ठिक छ तर यो कुरा चाहिँ गलत छ है तिम्रो, केही पार्टलाई उसले त्यो विचलन भएको कुराहरू लेखा परीक्षा लायो भने त्यसमा विवेचनात्मक राय जारी गरेको छ, अनक्वालिफाइड ओपिनियन क्वालिफाइड ओपिनियन भन्यो। यसपछि हामी हेरौँ हजुरको एडभर्स ओपिनियन भन्छ, कहिले काहीँ कस्तो भइहाल्छ भने हजुरको एडभर्स दिनुपर्ने अवस्था हुन्छ। अब विवेचनात्मक राय दिँदाखेरि चाहिँ ओभरअल ठिक छ तर कुनै एउटा आइटम चाहिँ खराब भयो भने त्यो अवस्थामा क्वालिफाइड ओपिनियन दिने हो, त्यो क्वालिफाइड ओपिनियन दिँदा कुनै लेखा परीक्षा सन्तुष्ट हुन सकेन भन्नु खोजेको, क्वालिफाइड ओपिनियन हामी दिन खोज्यौँ भने त्यो कुराभन्दा अरू पनि त्यहाँ चाहिँ गडबड छ, त्यो कुराहरू चाहिँ अडिटरको त्यो जोखिमले कन्ट्रोल अडिटरले निर्धारण गरेको जोखिमले सबै कुरा समेट्न सक्दैन भन्ने लाग्यो भने के एडभर्स ओपिनियन विपरीत राय दिने भनेको असहमति कारण समग्र आर्थिक बारेमा राय प्रस्तुत गर्न लेखा परिषद असमर्थ भयो भनेको ओभरअल फाइनेन्सियल स्टेटमेन्टमा उसले राय दिन नसक्ने अवस्था भयो एक दुईवटा आइटममा दिन सक्छ तर ओभरअलमा दिन सक्दैन त्यो अवस्थामा उसले के गर्ने भन्दा विपरीत राय उपलब्ध गराउँछ र चौथो राय भनेको डिस्क्लेमर अफ ओपिनियन राय प्रस्तुत गर्न अस्वीकार गर्ने भनेको अब यो कस्तो अवस्था भने लेखा नै नगरेको अवस्था हो कि भनेको फाइनेन्सियल स्टेटमेन्ट तयारी पनि छैन र फाइनेन्सियल स्टेटमेन्ट भए तापनि स्टेटमेन्टमा बाहिरभित्र प्रवेश गर्दा स्टेटमेन्टमा उल्लेख भएर कुनै पनि सपोर्टिङ डकुमेन्ट पेस हुँदैन त्यो अवस्थामा चाहिँ लेखा परिषदले राय प्रस्तुत गर्न अस्वीकार गर्छ त्यो हामी डिस्क्लेमर अफ ओपिनियन भन्छौँ भने अनिश्चित वा कार्यक्षेत्रमा तोकिएको सीमाको कारण आर्थिक विवरण उप लेखा परिषदले विवेचनात्मक राय व्यक्त गर्दा प्राप्त नहुने अवस्थामा राय प्रस्तुत गर्न अस्वीकार गर्न सकिन्छ र यस्तो अस्वीकार उक्ति भाषाले राय दिन नसकेको कुरा प्रष्ट पार्नुको साथै अनिश्चितताका सम्पूर्ण विषय र प्रष्ट र संक्षेपमा प्रस्तुत गर्नुपर्छ के कुरामा उसलाई अनसर्टेन्टी लाग्यो त आम्दानीमा हो खर्चमा हो सम्पत्तिमा हो दायित्वमा हो के कुरामा उसलाई लागेको छ त्यो कुरा लेखेर उसले राय प्रस्तुत गर्न अस्वीकार गर्न सक्छ र यसरी हामीले अहिले जुन यो पढ्यौँ अडिटिङ स्ट्यान्डर्डमा चारवटा कुरा जेनरल स्ट्यान्डर्ड रहेछ अर्को स्थलगत रहेछ अर्को सञ्चालन भन्ने रहेछ सँगसँगै यो प्रतिवेदन मानदण्ड भनेर चार खालको मानदण्ड छ र यो मैले हजुरलाई यो चार खालको मानदण्ड के रहेछ त भन्दा लेखा परीक्षकलाई विश्वसनीय गुणस्तरीय पारदर्शी बनाउने महत्त्वपूर्ण माध्यम भनेको लेखा परीक्षण मानदण्ड रहेछ लेखा परीक्षण मानदण्ड भनेको एउटा अडिटलाई क्वालिटीयुक्त बनाउनको लागि अडिटिङ स्ट्यान्डर्ड हेर्नुको लागि अडिटलाई मूल्याङ्कन गर्नको लागि अडिटलाई नियमन गर्नको लागि अडिटलाई व्यवस्थित गर्नको लागि अडिटिङ स्ट्यान्डर्डको आवश्यकता पर्दो रहेछ र हो यो यी कुरालाई अध्ययन गरिसकेपछि अब महालेखा परीक्षकले यो आर्थिक वर्षदेखि भनेको यो साउन सोह्र पछि सतहत्तर साउन सोह्र पछि अब यसरी नै एउटा जारी गरेको छ इस्यु गरेको छ यसमा के भन्छ भन्दा जति पनि महालेखा परीक्षक स्वीकृत जति पनि लेखा परीक्षण स्ट्यान्डर्डहरू थिए ती चाहिँ खारेज गरिएको छ भनेको लेखा परीक्षण 75 दफा 29 दिएको अधिकार प्रयोग गरी महालेखा परीक्षकले गर्ने लेखा परीक्षणलाई वस्तुपरक विश्वसनीय र भरपर्दो बनाए यति तिनवटा कुरामा हामी अघि पनि भनेको थियौँ वस्तुपरक विश्वसनीय भरपर्दो बनाए लेखा परीक्षक गुणस्तर अभिवृद्धि गर्न साविकमा स्वीकृत भएका सरकारी लेखा परीक्षण मानदण्ड एवं सरकारी लेखा परीक्षण नीति मानदण्ड खारेज गरी सर्वोच्च लेखा परीक्षण संस्थाको अन्तर्राष्ट्रिय मानदण्ड जारी गरेका अन्तर्राष्ट्रिय लेखा परीक्षण मानहरू भनेको इन्टोसाई फ्रेमवर्क फर प्रोफेसनल प्रोनाउन्समेन्ट आइएफपिपी र आधारमा नेपाल सरकारी लेखामा नेपाल गभर्मेन्ट अडिटिङ स्ट्यान्डर्ड एनजिएएस 77/4/16 स्वीकृत भएको छ र अबदेखि चाहिँ योहरू प्रयोग हुन्छ भनेर सिधै इन्टोसाईले जारी गरेका रिपोर्टहरू स्ट्यान्डर्डको अहिले हामीले पढेको पहिलाको यो जुन सरकारी लेखा परीक्षण मानदण्डबाट लिएको संक्षेपीकरण भयो अब त्यो मानदण्ड खारेज भएको छ साउन 16 होइन अब हामीले चाहिँ यी कुराहरू चाहिँ अडिटिङ स्ट्यान्डर्ड जस्तै हजुरको यहाँ हेऱ्यो नि मैले अघि भनेको थिएँ इन्डोसाई P1 भनेको लिमा डिक्लेरेसन भयो एउटा स्ट्यान्डर्ड अर्को मेक्सिको डिक्लेरेसन साई इन्डिपेन्डेन्टको कुरा भयो इसाई 12 भनेको द भेल्यु एन्ड बेनिफिट अफ सुप्रिम अडिट इन्स्टिट्युसन भन्ने कुरा भयो प्रिन्सिपल अफ ट्रान्सपरेन्सी एन्ड एकाउन्टेबिलिटीको कुरा यी सबै कोड अफ एथिक्स आचरणको कुराहरू भयो यो स्ट्यान्डर्डमा यो कुराहरू पर्छ अडिटिङ स्ट्यान्डर्डमा त्यसरी फाइनेन्सियल अडिट प्रिन्सिपल पर्फमेन्स अडिट प्रिन्सिपल कम्प्लायन्स अडिट प्रिन्सिपल फाइनेन्सियल अडिट स्ट्यान्डर्ड पर्फमेन्स अडिट स्ट्यान्डर्ड र कम्प्लायन्स अडिट स्ट्यान्डर्ड भनेर यसरी हामीले के भने अब महालेखा परीक्षक छुट्टै भन् अडिटिङ स्ट्यान्डर्ड भन्दा पनि महालेखा परीक्षकले इन्डोसाईले जारी गरेका अडिट स्ट्यान्डर्डलाई अवलम्बन गरेको छ यहाँहरूको यो वर्षको लागि चाहिँ हामीले त्यही जुन अघि हामी पढ्यौँ सरकारी लेखा परीक्षण मानदण्डबाट राखिएको हुन्छ त्यसबाट हेरौँ यो अबदेखि कानुन हुने चाहिँ यी भए यसको संक्षेपीकरण हो कहिलेकाहीँ अब यो इसाई 100 के कुरा पर्छ भन्ने किसिमले भए यो पब्लिक सेक्टर अडिटिङको फन्डामेन्टल प्रिन्सिपल पब्लिक सेक्टर अडिटिङको बारेमा इसाई 100 उल्लेख छ भन्ने किसिमले आएको थियो डिटेल आउँदाखेरि चाहिँ त्यसरी नै आउँछ, तर तपाईँको डिटेल टपिक यसमा त छैन। लेखा क्वेसन कि उपसचिवमा आएको क्वेसनमा पर्छ यो भनेको, इसाई 100, इसाई 130, इसाई 140, क्वालिटी कन्ट्रोल अफ साई भन्ने यिनीहरू चाहिँ हामीले अबदेखिको उसमा पर, तर यो वर्षलाई हामीले सरकारी लेखा परीक्षण मानदण्डमा तयारी गरौँ। र लेखा परीक्षण मान के हो, त्यो किन जारी गर्नु पर्यो, लेखा परीक्षण मानले के विषय समेट्दो रहेछ भन्ने कुरा हामीले हेरौँ। लेखा परीक्षण मान अनुसार लेखा परीक्षण सम्पादन हुन सकेको छ कि छैन भन्ने कुरा आयो भने, अब हामीले फेरि त्यसमा पनि लेखा परीक्षण मानको अघि जस्तै लिमा डिक्लेरेसन कुरा गऱ्यौँ, तिनै कुराहरू फेरि पनि के गर्नु पर्यो, अडिटिङ स्ट्यान्डर्ड पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन, त्यो जुन हामी हिजो अस्ति हरेक ठाउँमा लेखा परीक्षण भनेका छौँ, किन सकेका छैन भने चाहिँ आज हरेक ठाउँमा बेरुजु एकरूपता छैन, कुनै स्थानमा त्यो कुरा बेरुजु भइरहेको छ, कुनै स्थानमा बेरुजु भइरहेको छैन, प्रोफेसनल स्ट्यान्डर्डहरू डेभलप हुन सकेका छैनन्, कर्मचारीको ज्ञान सिप बढाउने होइन त्यो खालको भनेको, त्यो पनि हाम्रो एउटा मानवीय समस्या पनि, ह्युमन रिसोर्स सम्बन्धी समस्या पनि अडिटमै पनि बाँकी नै छन् भनेर हामी भन्न सक्छौँ। ए अडिटिङ स्ट्यान्डर्डमा यो कुराहरू हामी अध्ययन गरौँ। अब यसपछि अरूको म संस्थातिर आएँ, लेखा परीक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू पनि छ होइन। अब यसमा आइकेन इन्टु साई रेसो साई भन्ने भयो, आइकेनको बारेमा हामी कुरा गरौँ। आइकेन भनेको हिजो पनि थोरै मैले कुरा गरेको थिएँ, जस्तै हजुरको नेपालमा सरकारी निकायको अन्तिम लेखा परीक्षण महालेखा परीक्षकबाट हुन्छ, सरकारी लेखा प्रणाली व्यवस्थित सुरुमा महालेखा परीक्षक पछि महालेखा नियन्त्रक कार्यालयबाट होइन, लेखा प्रणाली सबै कामहरू कसले गर्छ, महालेखा नियन्त्रक कार्यालयबाट हुन्छ भने, अब प्राइभेट सेक्टर जति पनि छ, प्राइभेट सेक्टर भन्नु सँगसँगै हाम्रो सार्वजनिक संस्थान पनि त्यहीँ जोडौँ, सार्वजनिक संस्थान सरकारी भए तापनि सरकारी महालेखा नियन्त्रकले बनाएको गाइडलाइन र महालेखा परिषदले बनाएको बाटो गाइडलाइन हुन्छ नि भन्दा पनि यो आइकेनतिर लाग्छ कि उनीहरूको, जस्तै हो आइकेन भनेको लेखा एवं लेखा परीक्षण जुन व्यवसाय छ, लेखा व्यवसायलाई व्यवस्थित गर्ने निकाय बेसिकली तिनीहरू प्राइभेट सेक्टर छ, सबै प्राइभेट सेक्टरको जुन लेखा प्रणाली व्यवस्थित छ, लेखा प्रणाली जति पनि रहेको छ त्यसलाई व्यवस्थित गर्ने एउटा निकाय सरकारले गठन गरेको छ, यो निकाय गठन गर्दै यसो काम मालिका पैसा पनि गर्ने गरेको थियो। आइकेन इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल हो, यसले लेखा व्यवसायलाई मर्यादित व्यवस्थित गर्ने निकाय कामहरू यसले गरेको देखिन्छ। भनेको ओभरअल प्राइभेट सेक्टरमा हाम्रा यदि सार्वजनिक संस्थानहरूमा पिएसहरूमा कसरी लेखालाई व्यवस्थित गर्न सकिन्छ भन्दा, लेखाका मानहरू जारी गर्ने, एकाउन्टिङ स्ट्यान्डर्डहरू जारी गर्ने होइन, त्यसै गरेर अरूको प्राइभेट सेक्टरको अडिटिङ स्ट्यान्डर्डहरू जारी गर्ने, लेखा मान बोर्डबाट, लेखा परीक्षण मान बोर्डबाट, यसको संरचनामा लेखा परीक्षण मान बोर्ड छ त्यसले लेखा परीक्षण स्ट्यान्डर्डहरू जारी गर्छ, लेखा मान बोर्ड छ जसले लेखा एकाउन्टिङ स्ट्यान्डर्डहरू जारी गर्छ, त्यो स्ट्यान्डर्ड कसरी जारी गर्छ, यसले पनि फेरि इन्टरनेसनल नेपालको एकाउन्टिङ सिस्टमलाई इन्टरनेसनल बनाउने निकाय हो क्या यो, भनेको हाम्रो जति पनि एकाउन्टिङ सेक्टर छ त्यो एकाउन्टिङ सेक्टर पनि इन्टरनेसनली एक्सेप्टेड हुनुपर्छ, इन्टरनेसनली एक्सेप्टेड गराउनुपर्छ भन्ने निकायको रूपमा यो सङ्गठन नेपालमा कार्यरत छ। भनेको यसको स्थापना चाहिँ नेपाल चार्टर्ड एकाउन्टेन्ट N53 अन्तर्गत एउटा रेगुलेटरी बोडीको रूपमा भएको, नियमनकारी निकायको रूपमा यो सङ्गठनको स्थापना भएको छ। भनेको हाम्रो कानुनको छ नेपाल चार्टर्ड एकाउन्टेन्ट N53 अन्तर्गत नियमनकारी निकायको रूपमा स्थापना भएको सङ्गठन इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल हो, आइकेन हो। नेपालमा लेखा तथा लेखा परीक्षण पेसाको नियमनकारी निकायको रूपमा सन् 1997 जनवरी 30 सङ्गठन स्थापना भएको हो, मैले भन् यसलाई हेर्न सक्छौँ। अब यो सङ्गठनको वास्तवमा त के हो त भन्छ नि भिजन मिसन है भन्न सक्छौँ भनेको एउटा व्यवसायिक रूपमा लेखा व्यवसायलाई अगाडि बढाउने नेतृत्व प्रदान गर्ने सङ्गठनको रूपमा रहेको छ र यसले लेखा व्यवसायलाई सेल्फ रेगुलेसन मात्रै लान कोसिस गर्छ भनेर भिजन र मिसनमा यसले उल्लेख गरेको देखिन्छ। त्यस्तैहरूको यसमा राष्ट्रको आर्थिक वर्ग जुन विकास गर्नको लागि लेखाको महत्त्व र लेखा व्यवसायको आर्थिक एवं सामाजिक उत्तरदायित्वप्रति जनचेतना जगाउनको लागि भनेको आर्थिक विकास गर्नको निम्ति लेखाको महत्त्व। यहाँनिर हामी के ख्याल गर्यौँ भने नेपालको सरकारी सेक्टरले भनेको ओभरअल जिडिपीमा 30% योगदान दिन्छ। 70% भनेको त सरकारी सेक्टरभन्दा बाहिरको हो। त्यो भनेको जुन एउटा आर्थिक विकासको निम्ति लेखाको महत्त्व के रहेको छ है, लेखा व्यवसायको आर्थिक सामाजिक उत्तरदायित्व के हो, त्यो बारेमा जनचेतना जगाउनको लागि यो सङ्गठन स्थापना गरिएको हो। लेखा व्यवसायको सम्बन्धमा सामाजिक मान्यता तथा विश्वास अभिवृद्धि गर्न अहिले पनि सामाजिक मान्यता कस्तो छ, अब लेखापाल लेखामा पो हो हजुरले सामाजिक मान्यता के समाजमा, न त विदेशहरूमा लेखापाल हुनु अलिक नहुने भन्छन् क्या, यहाँ पनि यहाँ चाहिँ अलिक चार्मिङ जस्तो छ, यसो हेर्नुभयो भने लेखापाल नासु भयो भने पहिलो छनौट कता पर्छ हेर्नु होइन, त्यो समाजमा होइन धेरै मिलाएर मिलिहाल्छ नि है, यस्तो खालको जुन एउटा मान्यता छ विश्वास छ समाजमा, त्योलाई वास्तवमा सामाजिक मान्यता विश्वास कमजोर हुँदै गएको अवस्थामा त्यसलाई अभिवृद्धि गर्ने सङ्गठन हो यो समाजमा, होइन एकाउन्ट भनेको जुन पनि डेबिट क्रेडिट गर्न मिल्दैन, यसका सर्टेन सिद्धान्त छन्, सर्टेन प्रिन्सिपल छन्, सर्टेन स्ट्यान्डर्ड छन्, त्यो अनुसार लेखा व्यवसाय सञ्चालन हुन्छ भन्ने एउटा जनचेतना जगाउने निकाय हो यो। र लेखा व्यवसायमा लेखाको महत्त्वप्रति, लेखा व्यवसायको उत्तरदायित्व बोध गराई लेखा व्यवसायको विकास संरक्षण र सम्वर्धन गर्नको लागि नेपाल चार्टर एकाउन्टिङ संस्थाको स्थापना गरिएको। यो पनि अन्तर्राष्ट्रिय यो लेखा सङ्गठन जुन आइफ्याक भन्छ, इन्टरनेसनल फेडरेसन अफ एकाउन्टेन्टको सदस्य हो यो। यसको सदस्यता हामीलाई किन चाहियो, आइफ्याकको सदस्यता भन्दा नेपालको एकाउन्टलाई पनि इन्टरनेसनल स्ट्यान्डर्डको बनाउनको लागि हामी आइफ्याकको सदस्य भएका छौँ। र यसले बेसिकली आइफ्याकले जारी गरेका जति पनि स्ट्यान्डर्डहरू छन् त्यसलाई फेरि यसले लागू गर्छ हेर्नुहोस् है त, जसरी इन्टुसाईले जारी गरेका माया पछि लागू गरे जस्तै यसले फेरि आइफ्याकले गाइड हुन्छ, आइफ्याकले लागू गरेका कुराहरू लागू गर्छ। हालको संस्थामा चार्टर एकाउन्टेन्ट 1298, रजिस्टर एडिटर 3467, यो करिब 1300 हाराहारीमा भन्नुभयो भने चाहिँ किन यो सङ्ख्या त सिए पास भएर आउँदा बित्तिकै बढिरहन्छ, त्यो लाइसेन्स दिन बित्तिकै होइन, यो त अब 6 महिना अगाडिको डाटा हो, अब अहिले अपडेट गरे हुनसक्छ नि, अहिले अस्ति भर्खर लाइसेन्स रिन्यू भइसकेको छ क्या, नयाँ लाइसेन्स रिन्यू भयो त्यसपछि कति आउँछ होइन, चेन भइरहेको छ आइकेन डक्टर, यसमा के गरिदिनु 1300 हाराहारी भन्दा भयो होइन, त्यसमा 3000 हाराहारी भन्दाखेरि अब यो रजिस्टर अडिटर नै घट्दो क्रममा हुन्छ, यहाँले बुझ्नुपर्ने कुरा रजिस्टर अडिटर भने चाहिँ घट्ने क्रममा हुन्छ, किन अब अहिले यो लाइसेन्स दिँदैन, रजिस्टर अडिटर भनेको बी सी र डी तिनवटा क्याटेगोरी हुन्छ, सिए चार्टर एकाउन्टेन्ट भनेको एउटा मात्रै क्याटेगोरी ए क्याटेगोरी भनेको, क वर्गको अडिटर भनेको चार्टर एकाउन्टेन्टहरू भए, ख ग घ भनेको रजिस्टर्ड अडिटरहरू भए, ख ग र घ कसरी छुट्टिन्छ भने उनीहरूको योग्यताको आधारमा छुट्याउने हो, र ख ग र घ बी सी र डीको अडिटिङको एमाउन्ट फरक हुन्छ। अब बी क्लासकोले 50 करोडसम्म गर्नु पाउँछ, सी क्लासकोले हजुरको चाहिँ 25 करोडसम्म पाउँछ, डीले चाहिँ 2 करोड रुपियाँसम्मको ब्यालेन्स सिट मात्रै उसले गर्नुपर्छ भनेको, त्यसरी एउटा तोडिदिएको छ स्ट्यान्डर्ड, एले चाहिँ जति पनि गर्न पायो भने यसरी हजुरको यो संस्थामा 1298 चार्टर एकाउन्टेन्ट र 3000 हाराहारीमा रजिस्टर अडिटर रहेका छन्। भने यो संस्थाको अब्जेक्टिभ के हो त, कुनै पनि सङ्गठन बुझ्नुको लागि हामी अब्जेक्टिभ जान्नै पर्ने हुन्छ, लेखा व्यवसायको सुदृढीकरण गरी विकास गर्न लगाउने सदस्यलाई आचार संहिताको परिभाषा है, लेखा व्यवसायको उत्पत्ति गर्ने नियमनकारी निकायको भूमिका निर्वाह गर्ने संगठन गर्ने भन्ने यसको उद्देश्य हो। भनेको बेसिकली एउटा नियमनकारी निकायको भूमिका निर्वाह गर्ने उद्देश्य हो कि यसको। भनेको लेखा व्यवसायको सुदृढीकरण गर्न नियमनकारी निकायको भूमिका निर्वाह गर्ने उद्देश्यका साथ यो संगठन स्थापना भएको हो। भनेको लेखा व्यवसायको सुदृढीकरण गर्न नियमनकारी निकायको भूमिका निर्वाह गर्ने संगठन रहेछ होइन। त्यसै गरी अर्को अब्जेक्टिभ के छ त भन्दा लेखा व्यवसायको सम्बन्ध सामाजिक मान्यता तथा विश्वास अभिवृद्धि गर्ने जुन लेखा व्यवसाय छ, लेखा व्यवसायको सम्बन्ध सामाजिक मान्यता छ त्यसलाई अभिवृद्धि गर्ने मान्यता विश्वास चाहिँ अभिवृद्धि गर्ने लेखा व्यवसाय पनि एउटा मर्यादित व्यवसाय हो भन्ने किसिमले लेखा व्यवसायको सम्बन्ध समाजमा रहेको चाहिँ मान्यता र विश्वास अभिवृद्धि गर्ने। अब तेस्रो अब्जेक्टिभ के हो त भन्दाखेरि लेखा व्यवसायको विकास संरक्षण र सम्वर्धन गर्ने, लेखा व्यवसायको विकास संरक्षण र सम्वर्धन गर्ने। व्यवसायको विकास कसरी हुन सक्छ, संरक्षण कसरी गर्न सकिन्छ, सम्बन्धन कसरी गर्न सकिन्छ भन्ने कुरा त्यत्रो धेरै यसको अब्जेक्टिभ रहेको छ। त्यसै गरेर अर्को भनेको अन्तर्राष्ट्रिय मान्यता र यो परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने भन्छ। खास भन्न खोजेको के भने लेखा व्यवसायलाई मर्यादित र विश्वासिलो बनाउनको लागि लेखा व्यवसायको जति पनि योग्यता प्रणालीहरू छन् त्यो अन्तर्राष्ट्रिय मान्यताहरू चार्टर एकाउन्टेन्सी पढाइ हुन्छ नेपालमा, इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार नै चार्टर एकाउन्टेन्सी पढाइ भइरहेको त्यही संगठनले पढाउँछ। मर्यादित विषय लेखा व्यवसायको दर्ता योग्यता परीक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता पर्चनहरू विकसित गर्ने भनेको यसको अब्जेक्टिभ चारवटा देख्यौँ। चारवटा अब्जेक्टिभमा एउटा नियमनकारी निकायको कुरा गऱ्यौँ, अर्को सामाजिक मान्यता र सम्बन्ध विकास गर्ने कुरा गऱ्यौँ लेखा व्यवसायको सम्बन्धमा, अर्को लेखा व्यवसायको विकास संरक्षण सम्बोधन गर्ने अब्जेक्टिभको कुरा गऱ्यौँ, अर्को भनेको नेपालको लेखा व्यवसायको इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार लानको लागि त्यही अनुसारका परीक्षा प्रणालीहरू सञ्चालन गर्ने भन्यो। त्यो उद्देश्यका साथ यो संगठन स्थापना भएको छ, त्यही अनुसारले काम गर्दै आएको छ नेपालमा। अब यहाँ संगठन संरचना छ, अब यो अलि त्यति धेरै डिटेल नबुझेला म थोरै भन्छु यसमा। भनेको यो संगठन जुन नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ छ संस्था छ, यस्तो संस्थाको मेन भनेको परिषद भन्ने छ। अहिले परिषद एकै अर्को स्लाइडमा आउँछ तपाईँको परिषदको बारेमा डिटेल। परिषदको हजुरको लेफ्ट साइडमा भयो हेर्नु भने लेखा प्राविधिक बोर्ड पियर रिभ्यू बोर्ड भन्ने छ, लेखाको एउटा टेक्निकल बोर्ड छ अर्को पियर रिभ्यू बोर्ड छ, र परिषद ठ्याक्कै अगाडि अध्यक्ष उपाध्यक्ष कार्यकारी प्रमुख भन्ने छ, र यता स्थायी समितिहरू अस्थायी समितिहरू भन्ने छ। त्यसपछिको भनेको चाहिँ यिनीहरू चाहिँ परीक्षा विभाग अनुशासन विभाग यी विभिन्न विभागको नाम छ जुन पछाडि आउँछ। यो त तल त त्यति डिटेल जानु भएन, उनीहरूको वेबसाइटमा भएको यस्तै खालको संरचना राखिएको छ। जस्तै हामीले यहाँनिर फोकस गरौँ परिषद अध्यक्ष उपाध्यक्ष कार्यकारी प्रमुख र विभिन्न समितिहरू, परिषद अध्यक्ष उपाध्यक्ष कार्यकारी प्रमुख अनि विभिन्न समितिहरू, स्ट्रक्चर यो हो यसको। यो स्ट्रक्चरमा यसले काम गर्छ, यी स्थायी समिति अस्थायी समिति बोर्डहरू भनेको चाहिँ छुट्टी पार्ट भयो। भनेको हजुर यो स्ट्रक्चरमा यो संगठनले काम गर्दै आएको छ। यसमा जस्तो क्वेसनहरू फेरि हजुरले यो कस्तो भने पुरानो एकपल्ट क्वेसनहरू भने परिषदको गठन यसो कामबारे लेख्नुहोस् भन्ने क्वेसन पनि हजुरले अलि पहिलाको उसमा थियो, धेरै पहिला थियो यो कोर्समा, यो सायद एकाउन्ट अडिट अफिसरको कोर्समा थियो यो, र यो क्वेसन थियो होइन। यसमा त्यही भएर हामी त्यही किसिमले हेरौँ। जस्तो अहिलेको परिषदको गठनको कुरा सुरुमा गरौँ, परिषदको जुन सुरुमा भन्यो परिषदको गठन संस्थाको उद्देश्य प्राप्तिले आवश्यक कार्यक्रमहरू सुव्यवस्थित रूपले सञ्चालन गराउन संस्थाको सम्पूर्ण कार्यवाहीको हेर्दै र प्रबन्ध गर्नु है परिषद गठन हुने प्रस्ताव रहेको छ। परिषदमा को को हुन्छ त भन्दा चार्टर एकाउन्टेन्ट सदस्यहरूले आफू मध्येबाट निर्वाचित गरेका 10 जना सदस्य हुन्छ। दर्तामा लेखा परीक्षक सदस्य मध्येबाट चारजना र महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले लेखा सम्बन्धी अनुभव भएका तिनजना भनेको 17 सदस्य हुनुहुन्छ। हेर्नुहोस् त 10 जना 400 एकाउन्टेन्ट मध्येबाट भए, रजिस्टर्ड अडिटर अथवा दर्तावाला लेखा परीक्षकबाट 4 जना 14 भयो, महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले गरेका व्यक्तिको चाहिँ 3 जना। यो 17 सदस्यीय टोली जुन छ, 17 सदस्यीय टोलीकोबाट परिषदको गठन हुन्छ। फेरि परिषद हजुरले संरचनामा हेरिसक्नु भएको छ, सबैभन्दा माथिल्लो निकाय हो, माथिल्लो निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घको संस्थाको माथिल्लो निकाय हो। यसमा 17 जना सदस्य हुँदो रहेछन्, सिएबाट 10 जना, आरए अडिटरबाट 4 जना र महालेखा परिषदको सिफारिसमा नेपाल सरकारले मनोनित गरेका 3 जना चाहिँ 17 सदस्य यसमा हुन्छन्। मैले अघि भनिस अब परिषदको काम कर्तव्य के हो त, के काम गर्छ त परिषदले, यो पनि हजुरले मोटामोटी रूपमा जानकारी हुनु पर्यो। लेखा व्यवसायमा प्रवेश गर्नेको लागि परीक्षा सञ्चालन गर्छ, हुन त परीक्षा समिति मार्फत गर्छ, तर ओभरअल जिम्मेवारी कसको, परिषदको हो। संस्थाको सदस्यता तथा पेसागत प्रमाणपत्र प्राप्त सदस्यमा नाम दर्ता गर्ने सम्बन्धी कार्यविधि निर्धारण गर्छ। इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार कसरी नाम दर्ता गर्ने भन्ने कुरा कार्यविधि कसले निर्धारण गर्छ, परिषदले गर्दो रहेछ। निर्धारित व्यक्तिलाई उपयुक्त किसिमको सदस्यता प्रदान गर्ने, योग्यता पूर्वक व्यक्ति उपयुक्त किसिमको सदस्यता प्रदान गर्ने काम पनि परिषदकै उसमा आउँछ। उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी लेखा व्यवसायको समन्वयात्मक विकास गर्ने कुरा आउँछ। जति पनि हामीसँग स्रोत साधन छ त्यसको अधिकतम उपयोग गर्ने र लेखा व्यवसायको समन्वयात्मक विकास गर्ने, कोअर्डिनेटेड वेमा विकास गर्ने बात परिषदको काम रहेको छ। लेखा व्यवसायको विकासलाई दक्षतालाई चाहिने योग्यता निर्धारण गर्ने, भनेको लेखा व्यवसायलाई कस्तो खालको योग्यता चाहिन्छ त्यो योग्यता निर्धारण गर्ने काम गर्छ। आवश्यक पाठ्यक्रम व्यवहारिक तालिमको किसिम निर्धारण गर्छ, जस्तै सदस्यता प्राप्त गर्न, योग्यता हासिल गर्न कस्तो खालको पाठ्यक्रम, जस्तै नेपालमा पढाइ हुने चार्टर्ड एकाउन्टेन्ट कुरा गरौँ न, त्यो चार्टर्ड एकाउन्टेन्ट कोर्स कस्तो हुने, कुन कुन कन्टेन्ट पढाइ हुने भने कसले तोक्छ त, परिषदले तोक्दो रहेछ। विश्वविद्यालय र अन्य शैक्षिक संस्थाको सहयोगमा वा संस्था स्वयंले चाहिँ विभिन्न शिक्षण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दछ। लेखा गर्नुको निम्ति सदस्यलाई पेसागत प्रमाणपत्र दिन्छ, प्रमाणपत्र जारी गर्ने काम पनि यही निकायले गर्छ। भनेको ए बी सी डी हुन्छ, अहिले बी सी डी जारी हुँदैनन्, ओन्ली ए मात्रै हुन्छ, चार्टर्ड एकाउन्टेन्ट पढेकोले मात्रै लेखा परीक्षण गर्ने प्रमाणपत्र प्राप्त गर्छ। अर्को हजुरको वित्तीय विकास सहसहरू प्रदान गर्ने सदस्यहरूले, अहिले पनि हजुरको सी क्लासको सदस्य बी क्लासमा अपग्रेड हुन पाउँछ, विभिन्न खालका तालिमहरू सञ्चालन गरेको हुन्छ, अन्तर्राष्ट्रिय संलग्नताहरूमा अवसरहरू जुटाएको हुन्छ, यो काम गर्नु। अर्को अनुगमनको काम गर्ने, जस्तै सदस्यले गरेको कामहरू कसरी भइरहेको छ त्यसको अनुगमन गर्ने, लेखा व्यवसायसँग सम्बन्धित सामग्रीहरू प्रकाशन गर्ने, विभिन्न खालका सामग्रीहरू यसले प्रकाशन गरिरहेकै हुन्छ, पुस्तकालय सञ्चालन गर्ने, खुम्बल टारमा यसको अफिस छ, यो पुस्तकालय हजुरहरूको लागि ओपन हुन्छ, कुनै समय टाइम हुँदा पढ्न सक्नुहुन्छ। लेखा व्यवसायसँग सम्बन्धित पुस्तक पर्याप्त पुस्तकहरू त्यहाँको अध्ययन गर्नु पाइन्छ। अर्को परिषदद्वारा गठन हुने समितिहरूको अवलम्बन पनि कार्यविधिहरू निर्धारण गर्ने, मेन अर्गन भएको हुनाले सबै खालका कार्यविधि यसै निर्धारण गर्छ, र संस्थाको उयो स्वीकृत गर्ने कोषको प्रबन्ध गर्ने भन्ने, यसरी हामीले परिषदको काम कर्तव्य अधिकार, नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घको परिषद जुन सबैभन्दा माथिल्लो बोडी छ त्यसको काम कर्तव्य अधिकार, यसरी हामीले यसलाई सर्टली हेरौँ। र एउटा लेखा व्यवसायको सामग्री प्रकाशन गर्नेदेखि लिएर लाइसेन्स सम्बन्धसम्मका काम र पेसागत प्रमाणपत्र दिने, कोर्सहरू निर्धारण गर्ने, बजेटहरू पारित गर्ने सम्मका सबै काम केले गर्दो रहेछ त परिषदले गरेको छ। हजुरहरूले यसलाई संक्षेपीकरण गरेर एउटा सारांशमा यसका कामहरू एकपल्ट ख्याल गरिदिनु होला। अर्को हजुरको विभिन्न समितिहरू परिषदले जुन त्यो काम गर्नको लागि विभिन्न समिति गठन गर्न सक्छ। एउटा अनुशासन समिति, जस्तो हजुरको अनुशासन समिति के को लागि अघि माथि काम कर्तव्य अधिकारमा अनुगमन गर्ने भनेको छ नि सदस्यहरूको, त्यसको लागि अनुशासन समिति मार्फत हुनसक्छ। अर्को परीक्षा गठन, परीक्षा भनेको विभिन्न खालका परीक्षाहरू सञ्चालन गर्नको लागि परीक्षा समिति गठन गर्छ परिषदले, र जसले नेपाल चार्टर एकाउन्टिङ संस्थाले सञ्चालन गर्ने सबै खालका परीक्षाहरूको जिम्मा लिन्छ। अर्को कार्यकारी समिति भनेको यो गभर्निङ बोर्ड भन्छौँ, त्यो सङ्गठन सञ्चालन गर्ने समिति हो। नेपाल चार्टर एकाउन्टिङ संस्थाले डे टु डे सञ्चालन गर्ने सङ्गठन यो समिति गठन गर्छ परिषदले। र व्यावसायिक मार्गदर्शन समिति भनिन्छ, यो प्रोफेसनल ग्रुप हो, प्रोफेसनल ग्रुपले व्यावसायिक मार्गदर्शन दिने त्यस्तो खालको समिति पनि गठन गर्न सक्ने नेपाल चार्टर एकाउन्टिङ एन 2053 यो व्यवस्था गरेको छ यो सङ्गठन सम्बन्धमा। अब यहाँनिर हेरौँ कार्यकारी समिति थोरै मैले यहाँ राखेँ। कार्यकारी समिति भनेको कस्तो, अघि पनि मैले भने यो सङ्गठन दैनिक रूपमा सञ्चालन गर्नको लागि अध्यक्ष उपाध्यक्ष अध्यक्ष अध्यक्ष छन् भनेको परिषदको अध्यक्ष अध्यक्ष हुन्छन्, उपाध्यक्ष उपाध्यक्ष हुन्छन्, परिषदले पार्षदहरूमध्येबाट मनोनित गरेको 2 सदस्य, जुन 17 पार्षद भयो नि अघि, सिएबाट 10, आरएबाट 4, 14, महालेखा परिषदको सिफारिस मनोनित गरेका 3 सदस्य, जुन 17 सदस्य छन् त्यहाँबाट चाहिँ मनोनित गरेका 2 सदस्य र कार्यकारी निर्देशक भनेको त्यहाँको कर्मचारी भयो, सदस्य सचिव भन्दाखेरि कार्यकारिणी समितिमा कतिजना हुने भए त भन्दा 5 अध्यक्ष उपाध्यक्ष 2 मनोनित सदस्य र सदस्य सचिव भन्दा यसरी 5 टिमले एउटा कार्यकारिणी समिति सञ्चालन गर्ने गर्दछ। यो समितिमा अध्यक्ष र उपाध्यक्ष चाहिँ तिनै 17 मध्येबाट तिनीहरूले आफै छान्ने हो सर? हजुर हजुर, आफ्नो मध्येबाट अध्यक्ष उपाध्यक्ष छान्ने हो त्यहाँ, तिनै अध्यक्ष उपाध्यक्ष फेरि यहाँ हुने, त्यसको पनि परिषदको अध्यक्ष उयो भयो कार्यकारिणी समितिको अध्यक्ष हुन्छ। अब यहाँनिर लेखामान बोर्ड र लेखा परिषद मान बोर्ड मैले किन राखेँ भने हजुरलाई यसको एउटा महत्त्वपूर्ण भाग, यसले एकाउन्टिङ स्ट्यान्डर्डहरू जारी गर्छ, जति प्राइभेट सेक्टर एकाउन्टिङ स्ट्यान्डर्ड छ त्यो एकाउन्टिङ स्ट्यान्डर्ड यो लेखामान बोर्डले यसको सिफारिसमा परिषदले पास गरेपछि त्यो जारी हुन्छ। हो, लेखामान बोर्डमा को को हुन्छन् भन्ने कुरा यो स्लाइडमा हामी हेर्छौँ, भनेको लेखा व्यवसाय र वित्तीय प्रतिबन्ध सुव्यवस्थित नियमन गर्नुको लागि नेपाल सरकारले एक लेखामान बोर्ड गठन गर्नेछ। यसमा को को हुन्छन् त भन्दा नेपाल सरकारले फेलो चार्टर एकाउन्टिङ मध्येबाट मनोनित गरेको 1 एफसिए भन्छ। यो कस्तो भन्छ, एफसिए भनेको चार्टर एकाउन्टेन्सी पास गरेको प्रमाणपत्र लिएको 5 उसले बिजनेस गरेको हुनु पर्यो, भनेको अडिट फर्ममै उसले सञ्चालन गरेको हुनु पर्यो, जस्तो कसैले कर्मचारी छ भने हुँदैन फेलो, एफसिए हुँदैन त्यो, चार्टर एकाउन्टिङ पास हुनु पर्यो, प्रमाणपत्र लिनु पर्यो, उसले 5 अडिटै गर्नु पर्यो क्या, फर्म खोलेर अडिटै गर्यो भने ऊ चाहिँ एफसिए भन्छ। हो, त्यो एफसिए मध्येबाट 1 हुन्छ, अरू अरू चाहिँ अरू निकायका हेरौँ, अर्थ मन्त्रालयको प्रतिनिधि, महालेखा परीक्षकको, महालेखा नियन्त्रक, कम्पनी रजिस्टर कार्यालय, कर विभाग, अहिले अन्तर्राष्ट्रिय विभाग छ यो 53 कानुनमा कर विभाग त्यहाँ देखियो, धितोपत्र बोर्ड, नेपाल सरकारले परिषदको सिफारिसमा चार्टर एकाउन्टेन्ट मध्येबाट मनोनित गरेका 5 सदस्य, नेपाल सरकारले परिषद सिफारिसमा दर्तावाला लेखा परिषद सदस्य मनोनित गरेको 1 भनेको लेखामान बोर्ड। तपाईँले त्यहाँ सदस्यहरू धेरै ओहो कति धेरै जस्तो लाग्यो भने त्यसै भन्दा पनि निकाय ख्याल गर्नु सजिलो हुन्छ, जुन जुन निकाय प्राइभेट सेक्टरको एकाउन्टसँग सम्बन्धित छन् तिनै निकायको नाम छ, हेर्नुहोस् त, अर्थ मन्त्रालय, त्यो पनि प्राइभेट सेक्टरसँग कर वसुल गर्ने निकाय होइन त अर्थ मन्त्रालय, महालेखा परीक्षकको विभाग अडिट गर्ने निकाय भयो, प्राइभेट सेक्टरको अडिट गर्ने, यसले प्राइभेट सेक्टरको पार्टहरू पनि हेर्छ कर मार्फत, महालेखा नियन्त्रक कार्यालय पनि एउटा एकाउन्टिङ बोडी भयो सरकारको, कम्पनी रजिस्ट्रारको कार्यालय सबै कम्पनीहरू त्यहाँ कम्पनी रजिस्ट्रारमा दर्ता हुन्छ, उसले पनि त्यो उसको फाइनेन्सियल स्टेटमेन्ट बुझ्नुपर्छ, ले त्यो कारण त्यसलाई राख कर विभाग अन्तर्राष्ट्रिय विभागले कर कति तिर्ने भने थाहा पाउनु पर्यो, धितोपत्र बोर्ड तपाईँ हामी सेयरको कारोबार गर्दा उसले वित्तीय विवरण बुझेन भने धितोपत्र बोर्डले के समस्या होला भने जो जो त्यहाँ सम्बन्धित छन् ती नै राखिएको छ कि हाम्रो लेखामान बोर्डमा, भनेको एफसिए 1 रहेछ, अर्थ मन्त्रालय, महालेखा परीक्षक, महालेखा नियन्त्रक, कम्पनी रजिस्ट्रार, कर विभाग भनेको अन्तर्राष्ट्रिय विभाग, धितोपत्र बोर्डबाट 1 सदस्य भयो, 5 सिए भयो, 1 रजिस्ट्रार एडिटर भयो। यो लेखामान बोर्डले के काम गर्छ त भन्ने कुरा हेरौँ है त, यसले काम के गर्छ त भन्छ भने लेखा व्यवसाय र वित्तीय प्रतिबन्ध सुव्यवस्थित नियमन गर्न अन्तर्राष्ट्रिय लेखामान समयको आधारले लेखा मानको व्यवस्था गर्ने भनेको पहिलो काम के गर्ने रहेछ भन्नुहुन्छ भन्नुहुन्छ यसले चाहिँ एकाउन्टिङ स्ट्यान्डर्डहरू जारी गर्दो रहेछ के को आधारमा भन्दा इन्टरनेसनल एकाउन्टिङ स्ट्यान्डर्डलाई बेस लिएर नेपालमा एकाउन्टिङ स्ट्यान्डर्ड जारी गर्ने लेखामान बोर्डको काम रहेछ अर्को लेखामानको विकास गर्न उपयुक्त विधि तयार गर्ने र लेखामान सम्बन्धी सामग्री प्रकाशन गर्ने अहिले पनि हजुरको आइज्ञानको विषयमा हेर्न सक्नुहुन्छ एकाउन्टिङ स्ट्यान्डर्ड विभिन्न प्रकाशन गरेको हजुरले पाउनुहुन्छ 50 त्यहाँ स्ट्यान्डर्डहरू सर देखिन्छ नम्बर सम्बन्धी नम्बर वाइज उसले स्ट्यान्डर्डहरू जारी गर्छ यो लेखामान सम्बन्धी सामग्री प्रकाशन गर्ने काम छ लेखामानको संशोधन सुधार र परिमार्जन गर्ने जसले बनाउँछ उसैले गर्नु पर्यो संशोधन सुधार र परिमार्जन गर्ने काम गर्छ लेखामानको व्याख्या गर्ने जस्तै लेखामान एक के हो लेखामान दुई के हो यसरी व्याख्या गर्ने काम पनि यही बोर्डले गर्छ र लेखामान सम्बन्धी अन्य काम गर्ने अन्य भन्ने कारणमा यसरी यो निकायले लेखामान बोर्डले 5 काम गर्दो रहेछ एउटा स्ट्यान्डर्ड जारी गर्दो रहेछ त्यो स्ट्यान्डर्ड सम्बन्धी सामग्री प्रकाशन गर्दो रहेछ त्यो स्ट्यान्डर्डहरूलाई संशोधन सुधार र परिमार्जन गर्ने काम गर्दो रहेछ अर्को लेखामानको व्याख्या गर्दो रहेछ के हो त भन्ने कुरा क्लियर गर्दो रहेछ भने लेखामान सम्बन्धी आइपरेका अन्य कामहरू यो निकायले गर्दो रहेछ सर अहिले हामीलाई के स्ट्यान्डर्ड स्ट्यान्डर्डहरू पढ्यौँ नि सर त 4 त जेनरल स्ट्यान्डर्ड अनि अपरेसनल स्ट्यान्डर्ड हो त्यो यसैले रिकमेन्ड गरेको अडिट जेनरललाई होइन होइन यसले होइन यसले भनेको त जुन आइफ्याक भन्यो नि फेडरेसन अफ एकाउन्टेन्ट भयो नि आइफ्याकको सदस्य भयो आइकेन भयो नि अघि सुरुमा अथवा म हजुर यसले भनेको बेसिकली प्राइभेट सेक्टरको गर्ने हो कि यसले सरकारी सेक्टरमा यो आउँदैन यसले भनेको बेसिकली प्राइभेट सेक्टरको पार्ट हेर्ने हो प्राइभेट सेक्टरमा यसले जारी गर्छ महानिका परिषद जारी गरेको जुन 4 स्ट्यान्डर्ड भनेको त इन्टुसाई स्ट्यान्डर्ड आएको इन्टुसाईले जारी गरेको एकाउन्टिङ स्ट्यान्डर्डमा बेस भएर नेपालका महालेखा परिषदले लेखा परिषद बनाएका है त लेखा परिषद मान बनाएका यो भनेको अहिले हामी लेखामानको कुरा हो यो एकाउन्टिङ स्ट्यान्डर्ड हो यो एकाउन्टिङ स्ट्यान्डर्ड चाहिँ फेरि कसले बनाउँछ यता सरकारी सेक्टरतिर महालेखा नियन्त्रक कार्यालयले बनाउनु पर्ने महालेखा नियन्त्रक कार्यालय एफसिजिओ त्यसले बनाउनु पर्ने सरकारी निकायको होइन र लेखामान बोर्डले भनेको चाहिँ यो नेपाल चार्टर्ड एकाउन्टेन्टले बनाएको हो तिनै पनि हामी यता लिएर लागू गर्न सक्छौँ जस्तै लेप्सास भनेको चाहिँ लेखामान बोर्डले तयार गरेर महालेखा नियन्त्रण स्वीकृत गरेर नेपाल सरकारको सरकारी लेखामा चाहिँ नेप्सासको प्रयोग गर्ने भनेर यसले बनाएकोलाई ल्याएर हामीले युज गरेर त्यसरी गर्न सक्छौँ र महालेखा परिषद लेखा परिषदमा भनेको लेखा परिषदमा युज भनेको त लेखा परिषद मान हो कतिपय ल्याउन चाहिँ सकिन्छ अब अहिले त महालेखा परिषद सिधै इन्टरनेसनल अडिटिङ स्ट्यान्डर्डै एडप्ट गरेको हुनाले यतातिर गइरहनै परेन महालेखा परिषद चाहिँ महालेखा नियन्त्रक कार्यले चाहिँ यहाँबाट कतिपय एकाउन्टिङ स्ट्यान्डर्डहरू लगेर लागू गरेको देखिन्छ जुन जस्तै उदाहरणको लागि नेप्सास एउटा चाहिँ अहिले लागू भएको छ अरू पनि होला भविष्यमा अब लेखा परिषद मान बोर्डमा जाऊ है लेखा परिषद मान बोर्ड भन्यो भने यो चाहिँ अडिटिङ स्ट्यान्डर्डहरू जारी गर्ने जस्तो अघि हामीले पढेको सरकारी लेखा परिषद मानदण्ड भयो यो भनेको व्यावसायिक लेखा परिषद मानदण्ड भन्ने भयो व्यावसायिक लेखा परिषदमा फेरि हाम्रो सार्वजनिक संस्थानको पनि यसैले गाइडलाइन गरेको थियो कि पहिला चाहिँ अब चाहिँ हिन्दुसाई स्ट्यान्डर्डमा जाने भयो पहिला चाहिँ यसैले जारी गरेको अडिटिङ स्ट्यान्डर्डबाट महालेखा परिषदले लेखा परिषद गर्दा त्यही बेस लिँदा हुन्थ्यो किन यो त करिब करिब यसले भनेको त प्राइभेट सेक्टरको व्यवस्थित गर्ने प्राइभेट सेक्टर भनेको हजुरको केवल क्यास बेसिस एकाउन्टिङ सिस्टम हुन्न त्यहाँ नगदमा आधारित खाता नभएर पूर्वभावी खाता हुन्छ र सार्वजनिक संस्था भने पूर्वभावी खाता हुन्छ भने मिल्दोजुल्दो देखिन्छ कि प्राइभेट सेक्टरको पारसित भनेको यसमा चाहिँ अघि जस्तो धेरै सदस्य हुँदैन अडिटिङ बोर्डमा नेपाल सरकारले फेलो चार्टर्ड एकाउन्टेन्ट मध्येबाट मनोनित गरेको एकजना अध्यक्ष हुन्छ अर्थ मन्त्रालय महालेखा परिषद दुईवटा निकाय मात्रै है अघिका चाहिँ महालेखा नियन्त्रक कम्पनी रेजिस्ट्रार कार्यालय धितो पत्र बोर्ड यहाँ छैन ख्याल गर्नु है त अर्थ मन्त्रालय महालेखा परीक्षा यी निकायबाट एक एक सदस्य हुने भए नेपाल सरकारले परिषदको सिफारिसमा चार्टर्ड एकाउन्टेन्ट मध्येबाट मनोनित गरेको 3 सदस्य र दर्तावाला लेखा परीक्षा भने 1 भने यसरी यसमा चाहिँ एकदम कम छ भनेको 1, 2, 3, 2, 5, 3, 3, 6, 7, 8 सदस्य हुँदो रहेछ यसमा चाहिँ हजुरको यो नेपाल सरकारले एफसी 1 हुने भए अर्थ मन्त्रालय महालेखा परीक्षा भनेको 1 भए सिएहरू 3 हुने भए भने दर्तावाला लेखा आएर रजिस्टर रहेछ चाहिँ 1 हुने भयो जसले अब काम के हो त भन्दा अघि लेखामान बोर्डको जस्तो काम छ लेखा परीक्षण मान बोर्डको पनि सेम त्यही हो नि। एउटा त यसले अडिटिङ स्ट्यान्डर्डहरू जारी गर्ने भयो, व्यवस्था गर्ने भयो, त्यो अडिटिङ स्ट्यान्डर्डहरू हाम्रा प्राइभेट सेक्टरमा जति पनि प्राइभेट सेक्टरको अडिट हुन्छ त्यो अडिट हुनेको लागि स्ट्यान्डर्ड के हो त नेपाल चार्टर एकाउन्टेन्टको लेखा परीक्षण मान बोर्डबाट जारी भएका लेखा परीक्षण मानअनुसार अडिट हुन्छ। उदाहरणको लागि चौधरी ग्रुपको लेखा परीक्षण कुनै चार्टर एकाउन्टेन्टले गर्नु पर्यो अथवा के अरे हाम्रो कुनै स्ट्यान्डर्ड चार्टर ब्याङ्कको लेखा परीक्षण गर्नु पर्यो प्राइभेट सेक्टर अडिटरलाई भने त्यो अडिटरले कुन बेसले लिनु पर्यो त भन्दा लेखा परीक्षण मान बोर्डबाट जारी भएका जुन एक नम्बरको काम भन्यो लेखा परीक्षण मान जुन छन् इन्टरनेसनल स्ट्यान्डर्ड अन अडिटिङ जुन छ त्यसले बेस लिएर जुन हामीले जारी गरेका छौँ आइकेनबाट त्यो मानबाट उसले अडिट गर्छ भनेको स्ट्यान्डर्ड चार्टर ब्याङ्क गर्ने चौधरी ग्रुप गर्नेले यसलाई बेस लिनु पर्यो। लेखा परीक्षण मानको विकास गर्ने उपयुक्त विधि तयार गर्ने लेखा परीक्षण सम्बन्धी सामग्री प्रकाशन गर्ने संशोधन सुधार र परिमार्जन गर्ने लेखा परीक्षण मानको व्याख्या गर्ने लेखा परीक्षण मान सम्बन्धी अन्य काम गर्ने यसले पनि लेखा परीक्षण मानहरू जारी गरेको छ। हजुरले हेर्न सक्नुहुन्छ वेबसाइटमा लेखा परीक्षण के अरे एकाउन्टिङ स्ट्यान्डर्ड अडिटिङ स्ट्यान्डर्ड भनेर ICAN.org वेबसाइटमा राखेको पनि छ र त्यो हामीले सरकारी लेखाको लेखा परीक्षण मान भनेको तर व्यवसायिक लेखा परीक्षण मान नभनेको हुनाले यहाँ चाहिँ डिटेलमा ल्याएनौँ र यसरी यो सङ्गठनमा ICAN जुन छ एउटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था छ चार्टर्ड एकाउन्टेन्ट संस्थालाई हामीले कसरी बुझ्नु पर्यो भन्दा लेखा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने लेखा व्यवसायको सामाजिक मानदण्ड अभिवृद्धि गर्ने सामाजिक विश्वास अभिवृद्धि गर्ने र लेखा व्यवसाय र लेखामा संलग्न जति पनि छन् उनीहरूको सामाजिक उत्तरदायित्व प्रति सजग उद्देश्यले यो सङ्गठन स्थापना भएको रहेछ। यसले लेखा व्यवसायलाई मर्यादित व्यवस्थित र गुणस्तरीय गरेर अन्तर्राष्ट्रिय स्तरको लेखा नेपालमा यसले ल्याउँदो रहेछ र लेखा व्यवसाय भन्दा बित्तिकै यसको हजुरको ठुलो महत्त्व रहेको छ सरकारी क्षेत्रमा यसको ठुलो महत्त्व रहन्छ प्राइभेट सेक्टर मात्रै नभएर प्राइभेट सेक्टरको ठुलो महत्त्व छ सरकारी क्षेत्रमा। किन भन्नुहुन्छ भने नेपाल सरकारले जति पनि करहरू प्राप्त गर्छ अधिकांश त प्राइभेट सेक्टरबाटै कर आएको हुन्छ जस्तै आयकरको कुरा गरौँ इन्कम ट्याक्स नेपाल सरकारले प्राप्त गर्ने हो भने प्राइभेट सेक्टरको एकाउन्टले देखाएको प्रफिटबाट कर लाग्ने होइन लेखामा देखिएको नाफाबाट कर नाफामा कर लाग्ने हो कि त्यहाँबाट लिने भएको हुनाले जबसम्म प्राइभेट सेक्टरको लेखा व्यवस्थित हुँदैन तबसम्म सरकारले ल्याउने कर पनि व्यवस्थित हुँदैन त्यही भएर जोडिन्छ कि त्यो हाम्रो लेखा प्रणालीले पनि यदि इन्टरनेसनली मान्यता दिनको लागि फेरि विभिन्न खालका एकाउन्टिङ स्ट्यान्डर्डहरू अडिटिङ स्ट्यान्डर्डहरू छुट्टै हामी जारी गर्न सकेनौँ विशेष रूपमा फेरि लेखाले लान सकेनौँ भने त्यो पनि हाम्रो अन्तर्राष्ट्रिय रूपमा हाम्रो लेखा प्रणालीले मान्यता पाउन सक्थेन। त्यो कारणले हामीले यसमा के बुझ्नु पर्यो भने यो बेसिकल्ली यो सङ्गठन लेखा व्यवसायलाई व्यवस्थित र मर्यादित निकायो भन्दा यिनी उद्देश्यहरू यसको सङ्गठन संरचनाको अन्तर्गत परिषद कार्यकारी समिति लेखामान बोर्ड लेखा परीक्षण मान बोर्ड भने यो सङ्गठनको बारेमा कन्सेप्ट कहिले स्थापना भयो यसले के काम गर्दो रहेछ यसमा यसको अर्गनाइजेसन स्ट्रक्चर कस्तो रहेछ भने यति बुझ्नुभयो भने यहाँबाट जुन यहाँलाई क्वेसन हो त्यहाँ आउँछ त्यो हजुरले लेख्न सक्नुहुन्छ जस्तो लाग्छ मैले हजुरले चाहिँ लेख्न सक्नुहुन्छ नेपाल चार्टर्ड एकाउन्टेन्ट 53 चाहिँ एउटा हजुर यो चाहिँ जो हामीले अघि भन्यौँ नेपाल सरकारी लेखा परीक्षण मानदण्ड जो 77/4/16 स्वीकृत भयो भन्यो यो चाहिँ कसले बनाएको सर भन्नु यो हामीले सरकारी हजुर नेपाल सरकारी लेखा परीक्षण मानदण्ड भन्यो यो 77/4/16 स्वीकृत भएको भन्यो बोर्डले बनाएको सर त्यो सरकारी लेखा परीक्षण मानदण्ड भनेको चाहिँ त्यो चाहिँ यो लेखा परीक्षण मान बोर्डले बनाएको होइन यो मैले फेरि यो भनेको प्राइभेट सेक्टरको लागि है त त्यो स्वीकृत गरेकोले महालेखा परीक्षकले अहिलेको स्वीकृत भनेको महालेखा परीक्षकले नेपालको सरकारी लेखा परीक्षण मानदण्ड नेपालको सरकारी लेखा परीक्षण मानदण्ड स्वीकृत हो त्यो चाहिँ यो भनेको चाहिँ यो लेखा परीक्षण मानदण्ड जुन हामी आइकेएन अन्तर्गत पढाएका छौँ नेपाल चार्टर्ड एकाउन्टिङ संस्था अन्तर्गत पढाएको छौँ यो भनेको व्यवसायिक क्षेत्रको लेखा परीक्षण गर्नको लागि व्यवसायिक क्षेत्रमा पर्यो भने मानदण्डमा सर मैले पहिले स्वीकृत गरेको त्यो मैले पो आफैले विकास गरेको हो सर त्यो त्यसलाई लागू गर्यो भने त स्वीकृत गर्नु पर्यो लेखा परीक्षण यसले माया लेखा परीक्षणले स्वीकृत गरी लागू गर्न सक्नेछ भनेको छ कि त्यो त्यसलाई चाहिँ अब हामीले पहिला कानुनले त्यसरी कहीँ बोलेको थिएन अहिले कानुनले बोलेको थियो त्यसलाई माया लेखा परीक्षण त्यो हुन्छ अब स्वीकृत गरी यसलाई हामी प्रयोग गर्ने भन्दा त्यसरी चाहिँ अबदेखि छुट्टै स्ट्यान्डर्ड नबनाउने हिन्दू साहीकै जारी भएका स्ट्यान्डर्ड हुन्छ नेपालको हुनेछ भने त्यसरी चाहिँ युज त्यसलाई अब एडप्टेसन गरे हो कि पहिला गर्दाखेरि पनि तिमीहरू ट्रान्सलेट गरेर गर्ने हो त्यस्तो नयाँ त केही पनि छैन जस्तै अहिले हामी प्राइभेट सेक्टरको कुरा गरेछौँ नि प्राइभेट सेक्टरले पनि गर्ने के हो भने उयो आइफ्याकले जारी गरेका एकाउन्टिङ स्ट्यान्डर्डले करिब करिब उयो अलिअलि भाषा मिलाएर नेपालमा लागू गर्ने हो होइन नयाँ किसिमले ल्याउनु त सकिँदैन किनकि एकाउन्टिङ स्ट्यान्डर्ड भनेको त त्यही लेभलको हुने भयो इन्टरनेसनली फरक गर्न त मिलेन अलिकति नेपाली कानुन फरक होला नि त व्यवहार त एउटै हुन्छ जस्तो इन्डियामा राख्ने लेखा नेपालमा राख्ने लेखा त फरक गर्नु मिल्दैन त्यो यसमा हुन्छ होइन अब के कमेन्ट अकाउन्टिङ स्ट्यान्डर्डभित्र के कुराहरू पर्छन् अकाउन्टिङ स्ट्यान्डर्डभित्र के कुराहरू पर्छन् अब अकाउन्टिङ स्ट्यान्डर्डभित्र के कुरा पर्छन् भन्नुहुन्छ भने अकाउन्टिङ स्ट्यान्डर्डभित्र हजुरको पहिला त लेखा राख्ने हजुर लेखाका सिद्धान्तहरूको कुराहरू पर्छ है भनेको जेनरल कन्सेप्टहरू हुन्छ नि एकाउन्टका ती कुराहरू पर्छन् त्यसै गरेर अर्को कुरा भनेको लेखामा लेखाङ्कन गर्ने विषयहरू कसरी लेखाङ्कन तिनीहरूको व्याख्याको कुरा पर्छ जस्तै सम्पत्ति दायित्व जुन फाइनेन्सियल स्टेटमेन्ट प्रिपेरेसन अफ फाइनेन्सियल स्टेटमेन्टको कुराहरू स्ट्यान्डर्डमा आउँछ फाइनेन्सियल स्टेटमेन्टभित्र पनि फेरि कुन सम्पत्तिको कसरी चाहिँ व्याख्या गर्ने भन्ने कुरा आउँछ होइन कोर एसेट नन कोर एसेट भनेर यसरी डिटेली त्यसरी जान्छ एकाउन्टिङ स्ट्यान्डर्डमा चाहिँ भनेको त्यहाँका कन्सेप्चुअल फ्रेमवर्कहरू कन्सेप्चुअल फ्रेमवर्कहरू पनि एकाउन्टिङ गर्ने कुरा एकाउन्टिङ गर्ने कुरा भने कहिले एकाउन्टिङ गर्ने कुरा कहिले एकाउन्टिङ गर्दाखेरि पनि त्यो एकाउन्टिङलाई चाहिँ कसरी त्यसको भ्यालु कसरी राख्ने भन्ने कुरा जस्तोहरूको चाहिँ कुनै कम्पनीको गुडविल ख्याति भन्ने फेरि यो लेखा ब्याकग्राउन्डको धेरै हुनु त्यही भएर अलिक धेरै डिटेलमा जान अर्को साथी बोर हुनसक्छ त्यसलाई डिटेल पछि तपाईँ कुरा गर्दा र यहाँ म थोरै संक्षेपमा मात्रै भने एकदम डिटेलली के हुन्छ भने एकाउन्टिङ स्ट्यान्डर्ड हेरिसकेपछि मानिलियो हजुरले गुडविललाई तपाईँको खातामा ल्याउनु छ कुनै ख्याति गुडविल कति गुडविल भनेर तपाईँ निर्णय गर्नु छ भने त्यो एकाउन्टिङ स्ट्यान्डर्ड तोक्छ कि यसरी ल्याउनुहोस् भनेर भन्ने हुन्छ त्यसको लागि तपाईँ त्यही फलो गरेर एकाउन्टिङ स्ट्यान्डर्डको बेसमा हजुरले गुडविल यति भने देखाउनु भयो भने त्यसले भ्यालिडिटी पाउँछ होइन तपाईँको मनले देखाउनु भयो भने त्यसले भ्यालिडिटी पाउँदैन भनेको एकाउन्टिङ स्ट्यान्डर्डमा हामीले एकाउन्टमा फाइनेन्सियल स्टेटमेन्टको तयारीदेखि लिएर फाइनेन्सियल स्टेटमेन्टको तयारीदेखि लिएर हरेक कुरा एकाउन्टिङ गर्ने कुराहरू समेत र कन्सेप्चुअल फ्रेमवर्कको बारेमा उल्लेख गरेको हुन्छ स्ट्यान्डर्डमा है त एकाउन्टिङ स्ट्यान्डर्डमा जुन हजुरले आइकेनमा गएर हेर्नुभयो भने प्रिपेरेसन अफ ब्यालेन्स सिटदेखि लिएर प्रिपेरेसन अफ इन्कम स्टेटमेन्टकोसम्मको त्यहाँ हजुरले एकाउन्टिङ स्ट्यान्डर्डहरू पाउनुहुन्छ अडिटिङ स्ट्यान्डर्ड त्यति धेरै बनेको छैन त्यही 15-16 बनाएको छ अडिटिङ स्ट्यान्डर्डहरू प्राइभेट सेक्टरको लागि त्यो यसो हजुरले त्यहाँ हेर्न सक्नुहुन्छ त्यो खासै यहाँ नभन्ने कुराले मैले यसमा ल्याएको छैन यो टपिक्समा हजुरको होइन अर्को बरु हजुरले लेखाको लेखामान पढ्ने लेखा प्रणालीले चाहिँ पढ्नु पर्ला के हो त्यहाँ हेर्नु होला अब यसमा हजुरको विभिन्न त्यहाँ कमेन्टहरू आएको छ कमेन्टहरू एकैछिन अर्को टपिक थोरै हेरौँ कि के गरौँ यसमै टपिक सघाउँ त्यसलाई गरौँ है त म एउटा इन्टरेस्ट अहिले भर्खर हामीले यो अकाउन्टिङ स्ट्यान्डर्डको कुरा गर्दै थियौँ नि हाम्रो कोर्समा चाहिँ यो सम्बन्धी लिगल प्रोभिजनहरू के छ फाइनेन्सियल प्रोसिजरमा भनेर पनि एउटा टपिक छ कि त्यसको बारेमा अलिकति भनिदिन्छ कि मेरो पार्ट सक्छु होइन थोरै एउटा सघाउनु खोजेको एउटा इन्टोसाईको मात्रै मिलाउँछु एसोसाई अर्को क्लासमा गरौँ होला म थोरै हल्को त्यो कारणमा म आउँछु होइन अलिक अहिले हामी अहिले यहाँ कहाँ केन्द्रित छौँ भने नेपाल चार्टर एकाउन्टिङ सङ्घ आइकेएन भन्नेमा हामी थियौँ होइन आइकेएनमा हामी यति कुरा पढ्यो भने आइकेएनको पार्ट कभर हुन्छ होइन अब हामी त्यहाँ लाग्छौँ इन्टोसाई भन्ने पार्टमा लाग्छौँ है त इन्टोसाई पढेपछि हजुरले भनेकोमा म आउँछु है त हजुर सुरुमा भने चाहिँ यसमा कसरी यसलाई यो टपिकलाई कसरी लिनुभयो नि हजुरहरूले, हजुरलाई जस्तो इन्टुसाई भनेको हो भेग सब्जेक्ट हो तर भेग रूपमा नलिउँ, यसलाई कसरी लिउँ भन्नुहुन्छ भने इन्टुसाईको स्थापना कहिले भएको रहेछ नेपाल, कहिले यसमा प्रवेश गरेको रहेछ, यसको स्ट्रक्चर कस्तो रहेछ, होइन अर्गनाइजेसन स्ट्रक्चर कस्तो रहेछ, यसको पनि अघि जसरी हामी परिषदको काम भने जस्तै यसको पनि बोर्डको काम के रहेछ, यति कुरा हेर्नुभयो भने हजुरहरूलाई समग्र यो टपिक्समा आउने क्वेसन बकाएर हजुरले गर्न सक्नुहुन्छ, कभर हुन्छ, त्यतिले मात्रै कभर हुन्छ यो, किन इन्डोसाई भनेपछि हजुरको यसमा क्वेसनहरू सीमित हुन्छन्, त्यो सीमित उसमा चाहिँ हजुरले यसलाई अध्ययन गर्नुपऱ्यो हो, अब्जेक्टिभहरू चाहिँ अलिक क्लियर कट रूपमा यहाँले हेर्नु पर्ला। अब इन्डोसाई भन्ने कस्तो भने म ओभरअल रूपमा जस्तै संसारभरकै हाम्रा जुन शिक्षा परिषद गर्ने निकाय छन् नि सुप्रिम अडिट इन्स्टिट्युसन भन्छ कि यिनीहरूलाई साई भन्छ, जस्तै नेपालमा भयो महालेखा परिषद भयो, भारतमा सिएनएजी भनिन्छ, बेलायतमा छ, अमेरिकामा छ, संसारभरि एउटा सरकारको लेखा परीक्षण गर्ने निकायहरू छन्, त्यो निकायहरूको सुप्रिम अडिट इन्स्टिट्युसन भनेको ती सबै निकायहरूको माथिल्लो निकाय हो, इन्टरनेसनल अर्गनाइजेसन अफ सुप्रिम अडिट इन्स्टिट्युसन भनेको इन्टोसाई हो, त्यो भनेको संयुक्त राष्ट्रसङ्घीय एउटा निकाय हो, यसमा यी निकायहरू सदस्य हुनुपर्छ, सदस्य हुन्छन्, के कुरा हुन्छन् त भन्दा कुनै पनि देशको लेखा परीक्षणले अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनको लागि इन्टरनेसनल रूपमा इन्टरनेसनल स्ट्यान्डर्डमा लानको लागि हरेक सदस्य राष्ट्र इन्टरनेसनल अर्गनाइजेसन अफ सुप्रिम अडिसिसनको सदस्य बनेका हुन्छन्, जस्तै नेपाल पनि यो सङ्गठनको सदस्य रहेको छ, जस्तै विश्वका विभिन्न मुलुकहरूको लेखा परीक्षण गर्ने संस्थाहरूबीच आपसी सम्बन्ध विकास गरी आर्जित दक्षता सिप तथा अनुभव र ज्ञानको आदान प्रदान गर्ने उद्देश्यले यो कुरा यहीँनिर छ, हेर्नुहोस् है त हाम्रो आर्जित दक्षता जति पनि इफिसियन्सी छ सिप अनुभव ज्ञान आदान प्रदान गर्ने यो सङ्गठनमा गइसकेपछि नेपालले कसरी अहिले गरेको छ, अमेरिकाले कसरी गरिरहेछ, चाइनाले कसरी गरिरहेछ, एउटै मञ्चमा गएर भेला भएपछि सबैले आफ्नो अनुभवहरू ज्ञानहरू सिपहरू त्यहाँ सेयरिङ गर्ने भयो, त्यो उद्देश्यले चाहिँ 1953 नोभेम्बर 4 सङ्गठनको स्थापना भएको, भनेको इन्टुसाईको स्थापना 1953 नोभेम्बर 4 भएको यसलाई याद गर्नुहोस् है, यो सङ्गठन देख्नु पर्यो जे सुकै क्वेसन आयो भने तपाईँले यो स्थापना मिति यहाँले उल्लेख गर्नुपर्ने हुन्छ। अब यसको कार्यको लोगोमै के छ त भन्दा आपसी अनुभवले सबैलाई फाइदा पुग्छ, जुन हाम्रो अनुभवले सबैलाई फाइदा पुग्छ भन्ने वाक्यांश स्वीकृत छ भन्न खोजेको, आज संसारभरकै सुप्रिम अडिट इन्स्टिट्युसन एउटै फोरममा बसेर सबैका अनुभव सबैलाई सेयर गर्दा सबैलाई फाइदा पुग्छ भन्ने कुन एउटा भन्न सक्छ। यो 1953 क्युबाको हवाना भएको प्रथम महाधिवेशन 34 संस्थापक राष्ट्रहरूको प्रयासमा स्थापना भएको र अहिले वर्तमान यसको मेम्बरसिप 193 भएको छ र प्रत्येक 3 वर्षमा यसको महाधिवेशन हुन्छ, त्यसले इन्कोसाई भन्छौँ, इन्टरनेसनल कङ्ग्रेस अन सुप्रिम अडिट इन्स्टिट्युसन भन्छ, र बस्नुपर्ने आयोजक देश महाधिवेशनको अध्यक्ष हुने व्यवस्था रहेको छ, जुन देशमा अधिवेशन हुने त्यो देश चाहिँ अध्यक्ष हुने व्यवस्था छ, यसको सचिवालय अस्ट्रियाको भिएनामा छ, इन्टोसाईको सचिवालय कहाँ रहेको छ र अस्ट्रियाको भिएनामा रहेको छ, र यो कार्यालयको भाषा अङ्ग्रेजी फ्रेन्च अरबिक स्पेनिस रहेको छ, भनेको जस्ट एउटा यो सङ्गठनको सामान्य परिचय यो स्लाइडमा हजुरले हेर्नुभयो, यसमा ठ्याक्कै याद गर्नुपर्ने 1953 नोभेम्बर 4 स्थापना भएको आपसी अनुभवले सबैलाई फाइदा पुग्छ भन्ने कुरा, यसको महाधिवेशनको कुरा, यसको सचिवालयको कुरा, यहाँ प्रयोग हुने भाषाको कुरा यहाँले यो स्लाइडमा सम्झिनु पर्ने हो। 1953 नोभेम्बर 4 स्थापना भयो, आपसी अनुभवले सबैलाई फाइदा पुग्छ भन्ने मनसायको मान्यताले लिएको छ, हाल 193 देशका सदस्य रहेछन्, हरेक 3-3 वर्षमा महाधिवेशन हुँदो रहेछ, यसको सचिवालय अस्ट्रियाको भिएनामा रहेछ भन्ने हेरौँ। यसपछि अर्को नेपाल यो सङ्गठनको सदस्य 1968 भयो, 1968 नेपाल यसको सदस्य भएको देखिन्छ, त्यो पनि अर्को सम्झिनु पर्ने डेट यहाँले भयो, 1968 मे 22 30 यो जापानको टोकियो भएको 6 महाधिवेशन सदस्य भइसकेले भाग लिए हालसम्म भाग लिँदै आएको छ, 22 महाधिवेशन युएमा भयो, 23 महाधिवेशन 19 रसियामा भयो, दिगुले विकासका लक्ष्यमा प्राप्तिमा कसरी देखा परिसरमा योगदान बढाउने भन्ने बारेमा छलफल भएको रहेछ भनेको रसियामा सम्पन्न भएको 23 महाधिवेशन सशिनमा गोल 17 जुन हामी भन्छौँ दिगो विकासको लक्ष्य छन् त्यो दिगो विकासको लक्ष्यमा प्राप्तिमा कसरी चाहिँ लेखा परिसरमा योगदान बढाउन सकिन्छ बारेमा छलफल भएको रहेछ यो रसियामा भएको महाधिवेशन नैनको साइनमा भनौँ विश्वका सबै सदस्य राष्ट्रहरूका सर्वोच्च लेखा परीक्षण संस्थाहरूको काम कारवाहीमा प्राप्त सफलता असफलता अध्ययन गरी आपसी अनुरोध विचारको आदान प्रदानबाट लेखा परीक्षणको दक्षता ज्ञान सिप अभिवृद्धि गरी सदस्य राष्ट्रको लेखा परीक्षण अन्तर्राष्ट्रिय स्तरको बनाउने संगठन सहयोग गरेको देखिन्छ भनेको एउटा सदस्य आज नेपालको हाम्रो अडिट इन्टरनेसनल स्ट्यान्डर्डको छ भन्न चाहने कुन किन भयो हामी भन्दा हामी इन्डोसाईको सदस्य भयौँ इन्डोसाईको सदस्य राष्ट्रले गर्वका साथ के भन्न सक्ने भयो त भन्दा हाम्रो अडिट भनेको इन्टरनेसनल स्ट्यान्डर्डमा छ अनि नेपालले त हजुरले अघि त्यो पत्रबाट के देख्नुहुन्छ भन्दा हामीले इन्डोसाईकै सबै जस्ताको तस्तै स्ट्यान्डर्डहरू पालना गरेर नेपालमा लेखा परीक्षण गरेका छौँ भन्न पाइने भनेको यो सङ्गठन कस्तो भने सदस्य राष्ट्रको लेखा परीक्षण अन्तर्राष्ट्रिय स्तरको बनाउने दक्षता ज्ञान सिप अभिवृद्धि गर्ने सदस्य राष्ट्र अडिटमा चाहिँ एकदम हरो बनाउने काम यो सङ्गठनले गर्दै आएको छ त्यसैहरूको अब्जेक्टिभ के हो त यो पनि महत्त्वपूर्ण पार्टको रूपमा म लिन्छु किन अब्जेक्टिभ नभए हामी लेख्न सक्दैनौँ कि त्यो इन्डोसाईको बारेमा एक्जाममा लेख्नु पऱ्यो भने हजुरलाई यदि इन्डोसाईको परिचय आयो र हजुरले लेख्नु पऱ्यो यो अब्जेक्टिभ अलिकति हजुरलाई याद भयो भने सजिलोसँग लेख्न सकिन्छ यो नहुँदा चाहिँ अलिक गाह्रो हुन्छ पुऱ्याउन यसमा जस्तो अब्जेक्टिभ के हो त भन्दा सदस्य राष्ट्रका प्रतिनिधिहरूको आपसी भेटघाटबाट प्राप्त अनुभव ज्ञान सिपको आदान प्रदान गर्नु अहिले अर्थमै त्यही भनेको छ होइन हाम्रो अनुभव ज्ञान र सिपको आदान प्रदान गर्नु यसको उद्देश्य रहेको छ महाधिवेशनको माध्यमबाट लेखा परीक्षण क्षेत्रमा आधुनिक प्रविधिको विकास मद्दत पुर्याउनु भनेको लेखा परीक्षण क्षेत्रमा आधुनिक प्रविधिको विकास पुर्याउने पनि यसको अर्को उद्देश्य रहेछ सामूहिक भावनाको जागृत गर्नु हेर्नु है त सामूहिक भावनाको जागृत गर्नु भनेको सदस्य राष्ट्र जतिहरू छन् जति पनि छन् त्यहाँबाट विभिन्न खालको कमिटी कार्यसमूह क्षेत्रीय कार्यसमूह निर्देशक समूहमा छलफल गराएर चाहिँ सामूहिक भावनाको जागृत गर्नु अब्जेक्टिभमै राखेको छ अहिले संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्घ संस्था र क्षेत्रीय सङ्घ संस्थाहरूसँग प्रत्यक्ष सम्बन्ध सम्पर्क बढाई सदस्य राष्ट्रमा लाभ पुर्याउनु यो अब्जेक्टिभका साथ यो सङ्गठनले आफ्नो कामहरू अगाडि बढाएको छ यसको अङ्गहरू हेर्नुहोस् है त यो कुनै समय आएको छ अङ्ग भनेर त्यो स्ट्रक्चरमा देखिन्छ अहिले अनलाइन स्ट्रक्चरमा देखिन्छ इन्डोसाई भन्यो भने पाँचवटा एउटा अन्तर्राष्ट्रिय महाधिवेशन निर्देशक समिति महासचिव क्षेत्रीय कार्यसमूहहरू र विभिन्न कमिटी र पेसागत कार्यसमूहहरू है त अङ्गहरू के छ अन्तर्राष्ट्रिय महाधिवेशन होइन जुन तिन वर्षमा हुन्छ हामीले भन्यो यिनको साई भन्यो होइन अर्कोहरूको निर्देशक समिति महासचिव क्षेत्रीय कार्यसमूहहरूको अहिले हामीले एसोसाई हजुरलाई भनेको छ नि त्यो एसोसाई एफ्रोसाई युरोसाई यिनीहरू क्षेत्रीय कार्यसमूह अन्तर्गत पर्छन् कि र विभिन्न कमिटी र पेसागत समूहहरू पाँचवटा यसका अङ्ग रहेका छन् अब हजुरको यो इन्डोसाई जहाँ सिलेबसमा भएको उपसचिवको इक्जाममा सबैभन्दा बढी सोधिएको छ नि सबैभन्दा बढी सोधिएको र हजुरको इन्डोसाई भन्ने टपिक्स रहेको उपसचिवमा चाहिँ इन्डोसाईको संगठनात्मक संरचनाको बारेमा लेख्नुहोस् भनेर सोधिएको यसमा हजुरको के गर्यो भने हजुरले चाहिँ योभन्दा पछाडिको स्लाइडमा अलि धेरै छ कमसेकम यति स्लाइडको कुराहरू जान्नुभयो भने अहिले पाँचवटा अङ्ग पनि यहीँ आउँछन् त्यही अङ्गलाई हेर्नु है चारवटा गोल एकपल्ट ख्याल गर्नु स्ट्राटेजिक गोल भनेर टिप्नु भयो भने स्क्रिनसट गरे हुन्छ हजुरले यसलाई होइन जस्तै स्ट्रक्चरमा इन्कोसाई गभर्निङ बोर्ड भनेको यो महाधिवेशन भयो कार्यकारी समिति भयो क्षेत्रीय समूहहरू महासचिव लक्ष्यहरू रणनीतिक लक्ष्यहरू भन्ने भयो. अर्को सबैभन्दा बातचितमा के रहेछ भने महाधिवेशन रहेछ यिनको चाहिँ टु म्याटर अफ गभर्निङ बोर्ड. गभर्निङ बोर्डमा तिनवटा संस्था हेर्नुहोस् त, इन्टरसाइट डेभलपमेन्ट इनिसिएटिभ आइडिआई भनिन्छ, सुपरभाइजरी कमिटी अन इमर्जिङ इस्यु यो भयो, इन्टरनेसनल जर्नल अफ गभर्मेन्ट अडिटिङ. यो काम चाहिँ यी देशले लिडिङ गर्ने भने हो कि इन्टरनेसनल जर्नल अफ गभर्मेन्ट अडिटिङ भनेको युएसए भनेको अमेरिकाबाट प्रकाशित हुँदैछ पत्रिका भन्ने भन्नुभयो नाम त्यसरी राखेको. इन्कोसाइ गभर्निङ बोर्ड रेजिलियन अर्गनाइजेसन सेक्रेटरी जनरल चारवटा कुरा हेर्नु त, इन्कोसाइ गभर्निङ बोर्ड रेजिलियन अर्गनाइजेसन सेक्रेटरी जनरल. अब स्ट्राटेजिक गोल भनेको जुन स्ट्रक्चरमा चारवटा गोल यसलाई क्लियर गर्नु हुन्छ, चारवटा गोल त्यहाँ इन्टोसाइ आउँदाखेरि लेख हजुरले चाहिँ यो पनि लेख्न मिल्छ, चारवटा गोल यसको रहेको छ भने हजुरले लेख्न मिल्छ. मेन गोलहरू स्ट्राटेजिक गोलमा रणनीतिक लक्ष्यमा एउटा प्रोफेसनल स्ट्यान्डर्ड व्यावसायिक मान भनेर भन्छ, अर्को क्षमता विकास क्यापेसिटी डेभलपमेन्ट, अर्को स्ट्राटेजिक गोल नलेज सेयरिङ एन्ड नलेज सर्भिस ज्ञानको आदान प्रदान गर्ने, अर्को म्याक्सिमाइज द भ्यालु अफ इन्टोसाइ एज एन इन्टरनेसनल अर्गनाइजेसन भनेको पोलिसी फाइनेन्स एन्ड एडमिनिस्ट्रेसन कमिटी भन्दा यो जुन यो गोल पुरा गर्नको लागि प्रोफेसनल स्ट्यान्डर्ड कमिटी गठन भएको छ जसले ब्राजिलले लिड गरेको छ. प्रोफेसनल स्ट्यान्डर्ड डेभलपमेन्टको लागि प्रोफेसनल स्ट्यान्डर्ड कमिटी छ, क्यापासिटी डेभलपमेन्टको लागि क्यापासिटी डेभलपमेन्ट कमिटी छ, नलेज सेयरको लागि नलेज सेयरिङ कमिटी छ जसलाई इन्डियाले कभर लिड गरेको छ, भने पोलिसी फाइनेन्स एन्ड एडमिनिस्ट्रेसन कमिटी रहेको छ यो साउदी अरेबियाले लिड गरेको छ. भनेको एउटा हाम्रो चाहिँ यो स्ट्राटेजिक गोल चारवटा मध्ये चारवटामा प्रोफेसनल स्ट्यान्डर्ड क्यापेसिटी डेभलपमेन्ट नलेज सेयरिङ एन्ड नलेज सर्भिस म्याक्सिमाइज द भेल्यु अफ इन्टरसाइट एज एन इन्टरनेसनल अर्गनाइजेसन भन्दै यो स्ट्रक्चरहरूले एकदम ख्याल गर्नु होला. यो स्ट्रक्चर अब भनेको प्रोफेसनल स्ट्यान्डर्डमा के हो गर्ने काम, क्यापेसिटी बिल्डिङमा के हो होइन, यो जुन छ यसमा सामान्य कुरा पछाडिको हजुर त्यति स्ट्रक्चरमा नौधारी फरक चाहिँ पर्दैन. प्रोफेसनल स्ट्यान्डर्डमा विभिन्न खालका सब कमिटीहरू फाइनेन्सियल अडिट एन्ड एकाउन्टिङ भयो, कम्प्लायन्स अडिट, परिपालनाको लेखा परीक्षण, पर्फर्मेन्स अडिट, इन्टरनल कन्ट्रोल स्ट्यान्डर्डहरू प्रोफेसनल स्ट्यान्डर्ड अन्तर्गत गर्ने काम भयो. अब क्यापेसिटी डेभलपमेन्टमा हजुरको चाहिँ यो कोअपरेटिभ अडिट भयो, पियर रिभ्यूको पार्टहरू भयो, पियर रिभ्यूको एउटा अडिटरले गरेको अर्कोले हेर्ने, व्यावसायिकताको कुरा भयो, अर्कोहरूमा यो कसरी अप्ठ्यारो परिस्थितिको अडिटिङ होइन यो भयो भनेको विशेष गरेर यो सब कमिटीहरू हजुरले यसलाई हेरौँ. र यो स्ट्रक्चरमा हामीले बेसिकल्ली इन्कोसाइ गभर्निङ बोर्ड रिजनल ग्रुप यिनीहरू चाहिँ पाँचवटा कुराहरू ख्याल गऱ्यौँ भने देख्न सक्छौँ. र अर्को जोडी महाधिवेशनका काम लेख्नुहोस् भनेर त्यो पनि हजुरको इक्जाममा इन्टोसाइको महाधिवेशनको कार्यहरू उल्लेख गर्नुहोस्, इन्टोसाइको गभर्निङ बोर्डको कार्यहरू उल्लेख गर्नुहोस्, दुईपल्टको दुई वर्ष आएको प्रश्न भयो छुट्टा छुट्टै. म हजुरलाई महाधिवेशन कार्य भन्छु, अघि स्ट्रक्चर कुरा गरेँ, निर्देशन समिति र महासचिव सचिवहरूलाई काम तोक्नु, पक्कै पनि मार्तद भएका तिनीहरूलाई काम तोक्ने काम गर्छ, निर्वाचनको माध्यमबाट रिक्त सदस्य पदपूर्ति गर्नु, सङ्गठनको नियमावली स्वीकृत संशोधन गर्नु, निर्देशक समितिले पेश गरेका विषयहरूमा निर्णय गर्नु, अर्को आर्थिक मामिलाका सम्बन्धमा निर्णय लिनु, विभिन्न खालका निर्णयहरू लिन्छ, लेखा परीक्षणमा नयाँ प्रविधिहरूभित्र विश्वसनीय र भरपर्दो बनाउनु काम यसको रहेको छ, खास कामको लागि कमिटी टास्क फोर्स आयोग गठन गरी काम तोक्नु, विभिन्न खाल कामहरू हुन्छ जस्तै अघि सब कमिटीहरू हेऱ्यौँ, त्यो सब कमिटीहरू पनि बढाउने घटाउने अधिकार कसले हुन्छ, त्यो चाहिँ महाधिवेशनलाई हुन्छ. त्यसै गरेर अर्कोहरूको सर्वोच्च लेखा परीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलनको विधानलाई संशोधन गर्नु, निर्देशन समितिले पेश गरेको सबै विषयमा निर्णय लिनु, महासचिवले आगामी तिन वर्षलाई पेश गरेको भए स्वीकृत गर्नु, लेखा परीक्षकको नियुक्ति गर्नु र अन्तर्राष्ट्रिय सहयोग क्षेत्रमा अन्तर्राष्ट्रिय सर्वसंस्थाको रूपमा काम गर्नु. भनेको एउटा महाधिवेशन सबैभन्दा माथिल्लो निकाय भएर गर्ने मुख्य कामहरू हामीले हेर्न सक्छौँ, लेखा परीक्षकको नियुक्तिदेखि लिएर लेखा परीक्षण उठेका प्रश्नको निर्णय गर्नेदेखि लिएर आर्थिक मामिलाकासँग निर्णय लिने र निर्देशन समिति महासचिव है निर्देशकलाई चाहिँ विभिन्न खालका कामहरू तोक्ने सचिवालयले कामहरू महाधिवेशनको महाधिवेशन यिनको चाहिँ इन्टरनेसनल कङ्ग्रेस अन सुप्रिम अडिट इन्स्टिट्युसनको काम कर्तव्य भनेर हामीले हेर्छौँ। यसपछि मैले अघि भने निर्देशक समिति भनेको छ, त्यो हामीले अघि भने निर्देशक समिति सेकेन्ड उसमा देखिन्छ त्यहाँ अर्गनाइजेसन स्ट्रक्चरमा। अब निर्देशक समितिमा हजुरको के भने यो पनि एकपल्ट आएको प्रश्नमै पर्छ भनेको इन्दु साईले नीति निर्माणको लागि महाधिवेशनमा पेश हुने विषयलाई विस्तृत बनाउने सात क्षेत्र कार्य समूहबाट निर्देशक समितिको प्रस्तावमा निर्वाचित एघार मनोनित एघारजना निर्वाचित हुने रहेछन्। सातवटा निर्देशक समितिबाट मनोनित एकजना र वित्तीय र प्रशासकीय समितिबाट पाँचजना, पाँच सर्वोच्च लेखापरीक्षण संस्थाको प्रमुखहरू तथा महासचिव समेत अठार सदस्य रहन्छ निर्देशक समितिमा। भने निर्देशक समितिमा गभर्निङ बोर्डको कामहरू के हो त भन्दा महाधिवेशनले तोकेका कामहरू तथा अन्तर्राष्ट्रिय सङ्गठनको उद्देश्य प्राप्तिलाई सम्पूर्ण काम गर्ने, महाधिवेशनले जे जे कामहरू तोक्छ त्यो कामहरू गर्ने भयो, सङ्गठनको सदस्य तोक्नको लागि महाधिवेशनमा सिफारिस गर्ने कामहरू गर्ने भयो, त्रिवर्षीय बजेट अन्तर्गत वार्षिक बजेट तयार गर्ने भयो र महासचिवले पेस गरेका प्रतिवेदन समीक्षा गरे आफ्नो मन्तव्य साथ महाधिवेशनमा पेस गर्ने भयो। यसरी यहाँनिर ख्याल गरौँ भनेको यो इन्दु साई संगठन के रहेछ त भन्दाखेरि संसारभरिका सुप्रिम अडिट इन्स्टिट्युसनहरूको अनुभव ज्ञान सिप दक्षताहरू आदान प्रदान गर्ने एउटा मञ्च रहेछ, जुन मञ्चमा एउटा सदस्यता हुँदा बित्तिकै पनि सबै सदस्य राष्ट्रहरूको लेखा परीक्षण अन्तर्राष्ट्रिय स्तरको हुँदो रहेछ, अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि सपोर्ट गर्दो रहेछ, त्यो खालको ज्ञानहरू यसले दिँदो रहेछ, विभिन्न खालका तालिमहरू, अन्तर्राष्ट्रिय मञ्चमा उपस्थितिका अवसरहरू यो सङ्गठनले प्रदान गरेका हामी पाउँछौँ। र यसरी हामीले के भने यो सङ्गठनको कामहरूले हेर्नु भयो भने यसले यो किसिमले काम गरेको देखिन्छ। र यसमा हामीले हेऱ्यौँ भने यति कुराहरू कमसे कम पनि गभर्निङ बोर्डको काम, परिषदको काम, अर्गनाइजेसन स्ट्रक्चर, यसको उद्देश्य अब्जेक्टिभ, इन्टोसाईको अब्जेक्टिभ, इन्टोसाईको स्थापना, नेपालको सदस्यता, यति कुराहरूले ख्याल गर्नु भने यहाँबाट पनि आउने क्वेसनहरू सजिलैसँग कभर गर्न सक्नुहुन्छ। अब म यहाँहरूले सोधेको जिज्ञासातिर लागेँ है त, जस्तो हजुरको यो सर लेखामान र लेखा परीक्षण मान एउटै हो कि फरक हो भन्नुभएको छ चक्रबहादुर सरले, यो वास्तवमा हजुरको फरक हो। लेखामान र लेखा परीक्षण मान भनेको लेखामानले लेखा पालनमा जोड दिने भयो, लेखा पालन कसरी गरिन्छ, वित्तीय विवरण कसरी बनाइन्छ भन्ने कुरामा जोड दिने भयो। लेखा परीक्षण लेखा परीक्षण मानले के गर्ने भयो त भन्दा लेखा परीक्षण कसरी हुनुपर्छ, योजना कसरी बनाउनुपर्छ, फिल्ड स्ट्यान्डर्ड कस्तो हुनुपर्छ, जेनरल स्ट्यान्डर्ड कस्तो हुनुपर्छ, रिपोर्टिङ कसरी दिनुपर्छ अडिटले भन्ने भयो, अडिट रिपोर्ट कसरी बनाउने भने लेखा परीक्षण मानले भन्ने भयो, वित्तीय विवरण कसरी बनाउने भने लेखा मानले भन्ने भयो, त्यो भएर यो फरक हो है त। अर्को किशोरजीले भन्नुभएको छ अध्यक्ष उपाध्यक्ष कार्यकारी प्रमुख पनि यही सत्र सदस्यको परिषदबाट गर्ने हो, एकदम यही सत्रबाटै हो, अध्यक्ष उपाध्यक्ष सत्रबाटै हुन्छ, परिषदको गठन हुन्छ, आफूहरू मन्त्रीबाट अध्यक्ष गर्नुहुन्छ, उपाध्यक्ष गर्नुहुन्छ, त्यो सत्रबाट बढ्दैन त्यो। अर्को लेखामान सिफारिस गरेर आइक्यानले जारी गर्ने हो कि बोर्डले आफै जारी गर्ने हो भन्दा बोर्डले लेखामान सिफारिस गर्छ, हेर्नु त बोर्डले लेखामान सिफारिस गर्छ, परिषदमा स्वीकृत भएर जारी हुन्छ, परिषदले स्वीकृत गरेपछि जारी हुने विषय हो। त्यसै गरेर अर्को कमेन्ट छहरूको यहाँ लेखामान अर्कोहरूको यहाँ लेखामान बोर्ड र लेखा परीक्षण मान भन्थ्यो, लेखामान बोर्ड लेखा परीक्षण मान बोर्डमा के फरक छ फरक हुन्छ भन्नुभयो, यसको सायद अघिकै जवाबमा आइसकेको छ हजुरले, मैले भने लेखा परीक्षण मान बोर्डले लेखा परीक्षण सम्बन्धी डकुमेन्टहरू बनाउने भयो, लेखा परीक्षणको स्ट्यान्डर्ड जान तयार गर्ने भयो होइन, लेखामानले चाहिँ लेखामान बोर्डले लेखामानको काम गर्नेमा हजुरले सदस्य संख्या पनि फरक देखिसक्नु भयो। लेखामान बोर्डमा अलिक बढी सदस्यहरू कम्पनी रेक्सर कार्यालयबाट धितुपत्र बोर्डबाट चार्टर एकाउन्टेन्ट मध्येबाट नै पाँचजना जुन सदस्य राखियो, तर लेखा प्रसन्न मान बोर्डमा त्योभन्दा तुलनात्मक कम सदस्य हुन्छ। त्यो अलिक फरक हो, दुवै फरक हो। आइकेन पिएस हो कि के हो? आइकेन पिएस होइन, यो स्वायत्त निकाय हो, पब्लिक इन्टरप्राइज यसलाई भनिदिनु भयो हामी समिति भन्छौँ यसलाई। भनेको एउटा नेपाल चार्टर एकाउन्टेन्ट एन 53 अनुसार स्थापना भएको नियमनकारी निकाय, रेगुलेटरी बोडी। यो सार्वजनिक संस्थान पिएस होइन। यो अब यसको स्यालेरीहरू कसले दिन्छ भने सरकारले अनुदान दिन्छ, यसले आफै नै आमदानीहरू गर्छ। जस्तै अहिले हजुरको सदस्यता रिन्यू गर्दाखेरि होइन, उसले पैसाहरू लिन्छ, नयाँ सदस्यता प्रदान गर्दा पैसा लिन्छ, विभिन्न खालको ट्रेनिङहरू आमदानी गर्छ। यसमा के यसैलाई कसरी बुझ्नु पऱ्यो भने आइकेएन भनेको एउटा स्वायत्त संस्था हो, स्वायत्त समिति हो, यो सरकारी निकाय हो, यो कुनै सार्वजनिक संस्थान होइन। यो कुनै नाफा गर्ने उद्देश्य स्थापना भएको नभए लेखालाई व्यवस्थित गर्नको लागि स्थापना भएको हो। यसमा हजुरको तलबहरू के हुन्छ भने नेपाल सरकारले के अनुदान दिन्छ, त्यहाँ उनीहरूको आफ्नै पनि आमदानी हुन्छ। त्यो यो चाहिँ आफ्नै आमदानी प्लस नेपाल सरकारले दिएको अनुदानमा चाहिँ उनीहरूले अब तलब लिइरहेका हुन्छन् होइन। अर्को हजुरको अब आइकेएनले सरकारी निकायकै रूपमा बुझौँ, तर यो चाहिँ समितिको रूपमा विगतका प्रतिवेदनमा भन्दा 57 प्रतिवेदनमा बेरुजुको अवस्थामा केही सुधार आएको छ, यसको पछाडि के कारणहरू हो? अब यसो बेरुजुको जस्तो सुधार भन्न खोजेको केही सुधारहरू केमा देखियो भनिन्छ भने त्यो टुङ्गो लगाउन बाँकी रकम देखियो 57 टुङ्गो लगाउन बाँकी रकममा सुधार हुनुको कारणहरू केही छन्। जस्तै लेखा प्रणालीमा व्यवस्थित भएको छ, विगतका जुन हाम्रा उठाउनु पर्ने बग्यौता रकमहरूलाई सेटल गरिएको छ, त्यो कारणले भएको केही सुधारहरू भएका छन्। जस्तै हाम्रा जुन पुरानो उठाउनु पर्ने रकमहरू पुरानो त्यो उठेको भएर लेखा प्रणालीमा सुधार भएको कारणले केही सुधारहरू भएको, त्यस्तै उन्नत सुधारै त भएको होइन होइन। त्यसै कारण हजुरको बेसिकली बग्यौताकै पार्ट हो र लेखा प्रणालीमा सुधारले चाहिँ सुधार देखिएको छ। सम्प्रेषणको पार्ट अलिक बढी भएको छ, सम्प्रेषण यो वर्ष अलिक बढी भएको छ। अबको हाम्रो रेटिङ स्ट्यान्डर्ड फुल्ली इन्टोसाईको गाइडलाइन हो, यस यो एकदम अबको महालेखा परिषदको भनेको इन्टोसाईले जति अवलोकन गरेको छ, अब उसले जति प्रकाशन जति नै हामीले चाहिँ नेपालमा स्वीकार गरेका छौँ र अब राजपत्रमा प्रकाशित भएपछि पूर्ण रूपमा अब 16 लागू भइसकेको छ। हामीले अब भविष्यमा नेपालीमा पनि प्रकाशन हुने, नेपाली भाषामा प्रकाशन हुनेछ, राजपत्रमा आइन्छ। अहिले चाहिँ इङ्ग्लिस भाषामा यहाँले महालेखा परिषदको वेबसाइटमा ती सबै दस्तावेज राखिदिएको छ र इन्टरनेसनलले पनि इन्टोसाईको वेबसाइटमा गएर हजुरले सबै ती खोज्न सक्नुहुन्छ। लिमा डिक्लेरेसन, मेक्सिको डिक्लेरेसन होइन, जुन अघि मैले यहाँलाई देखाएँ, यो त्यो पत्र मैले देखाएको थिएँ, त्यो पत्रमा भएका सबै डकुमेन्टहरूले इन्टोसाईको वेबसाइटमा देखाउन सक्नुहुन्छ। अब सङ्गठित क्षेत्रको लेखा परिषद मानको विषयमा कुरा नआएको हो कि सङ्गठित क्षेत्र भनेको प्राइभेट सेक्टर हो, अनि यो सङ्गठित क्षेत्र भनेको प्राइभेट सेक्टर होइन, यो भनेको सार्वजनिक संस्थान हो होइन, सार्वजनिक संस्थानको पार्ट हो। सार्वजनिक संस्थानको पार्ट भनेको यसमा हजुरको बेसिकली केही कुराहरू सार्वजनिक क्षेत्रकै सरकारी क्षेत्रकै लेखा परिषद मानले नै कभर गर्छ, योजना त्यसै गरेर हजुरको यो योजना मानदण्ड भयो, सञ्चालन भयो, जेनरल स्ट्यान्डर्ड भयो, रिपोर्टिङ स्ट्यान्डर्ड यसैले कभर गर्छ। कतिपय कुरा जुन प्रोद्भावी लेखा प्रणाली अन्तर्गत हुने कुराहरू चाहिँ फेरि नेपाल चार्टर एकाउन्टेन्ट संस्था जुन तपाईँले प्राइभेट सेक्टरको अडिटिङ स्ट्यान्डर्ड पढ्नुहुन्छ, त्यहाँका कतिपय कुराहरू छन्, त्यति धेरै भिन्नता नभएको हुनाले यसमा चाहिँ सङ्गठित क्षेत्रको भनेर हामीले चाहिँ यसमा छुट्टै गरेनौँ, एकै ठाउँ ल्यायौँ होइन। सरकारी र सङ्गठित क्षेत्रले एकै ठाउँ ल्याएर हामी अध्ययन गऱ्यौँ। यो भनेको सङ्गठित क्षेत्र प्राइभेट सेक्टर नभएर भन्न खोजेको कुन भने नेपाल सरकारको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्था, अधिकांश स्वामित्व भएको सार्वजनिक संस्था भन्न खोजेको, र त्यो त्यसको अडिटिङ सम्भव अधिकांश त प्राइभेट सेक्टरसँग मिल्दोजुल्दो हुन्छ, किनकि प्राइभेट सेक्टरले प्रयोग गर्ने लेखा प्रणाली र पिएसले प्रयोग गर्ने लेखा प्रणालीसँग त मिल्दोजुल्दो छ। यिनीहरू एकुरल बेसिस एकाउन्टिङ सिस्टमहरू दुवै ठाउँमा हुन्छन् र जस्तै अरूको नेपाल टेलिकम भन्नु र अर्को एउटा प्राइभेट सेक्टरको एनसिएल भन्नु करिब करिब मिल्दो जुल्दो हुन्छ। भनेको सरकारी उसमा पार्टमा अडिट गर्ने कुराहरू यिनी चारवटा स्ट्यान्डर्ड हुन् त्यहाँ तिनी स्ट्यान्डर्डहरूले काम गर्छ र केही थप कुराहरू चाहिँ प्राइभेट सेक्टरको त्यहाँ लागु हुन्छन्। जस्तै ब्यालेन्स सिटको विश्लेषण गर्ने कुराहरू हुनसक्छ, इन्कम स्टेटमेन्टको विश्लेषण गर्ने कुराहरू हुनसक्छ। त्यसले डिटेलमा नगएर हामी ओभरअलमा त्यसलाई राखेर यो भएको। अरू कुनै साथीहरूको क्वेसन केही सर भन्नु? यो एकाउन्टिङ स्ट्यान्डर्ड भनेर अब जस्तोको इक्जाममा सोध्यो भने हामीले चाहिँ अब यो चारवटा स्ट्यान्डर्ड जुन हाम्रो नेपाल पब्लिक सेक्टर एकाउन्टिङ स्ट्यान्डर्ड 2053 भनेको रहेछ, त्यो त अब खारेज भयो भन्नुभयो हजुरले। अब हामीले कसरी लेख्ने एक्जाममा, कुन लेख्ने? फेरि यसरी लेख्ने हजुरले, यस्तो छ अहिलेसम्म त हजुरको एक्जाममा त खारेज भएको कुरा जुन छ नि, खारेज भएको कुरा त हजुरको 3 महिना उसमा त लागु हुँदैन होइन एक्जाममा। के भने यो कानुन जस्तै हो, अहिले एडप्टेसन भनेको अहिले राजपत्रमा प्रकाशित पनि भएको छैन होइन, राजपत्रमा प्रकाशित भएपछि पूर्ण रूपमा लागु हुने यो आर्थिक वर्षको लेखा परिषदमा नै हो। तपाईँले त्यो कुरा कतै लेख्न सक्नुहुन्छ? जस्तै महालेखा परिषद अबदेखि चाहिँ यो अवलम्बन गर्छ, हालसम्म चाहिँ लेखा परिषद मानदण्डहरू यो चाहिँ चारवटा मानदण्ड महालेखा परिषद प्रकाशित गरे अनुसार यी चारवटा लेखा सरकारी लेखा परिषद मानदण्ड अन्तर्गत विभिन्न चारवटा विषयवस्तुहरू पर्दछन् भने हामी लेख्न सक्छौँ, बकाइरहेर लेख्न सक्छौँ। त्यसको लागि फेरि नयाँ स्ट्यान्डर्ड चाहिँ त्यो अहिलेहरूले जुन देखाउनु भएको थियो नि कलममा, त्यो लेखेको थियो नि कि नम्बर सहित इन्ट्रो सिआई भनेर, त्यो सबै त्यही हो, त्यही नै पढे हुन्छ। तर तिमी पढ्यो हजुरको जुन मैले तिमीहरू भित्र जानु पर्ला होइन, जस्तो मैले देखाउँछु है त हजुरका, त्यसको चाहिँ भित्र जानु पर्ला, भित्र जानुको लागि यो धेरै डिटेलमा हुन्छ होइन। त्यसमा हजुरले के भन्न सक्नुहुन्छ भने महालेखा परिषदले इन्टोसाईले जारी गरेका यी कुराहरूलाई चाहिँ अहिले एडप्टेसन गरेको छ भन्ने किसिमले हजुरले एक्जाममा लेख्नु पकाइदिन सक्नुहुन्छ। र अहिलेसम्म के भने यो तपाईँको एक्जामभन्दा अगाडिको जुन एउटा स्ट्यान्डर्ड सरकारी लेखा परिषद मानदण्ड थियो, त्यो लेखा परिषद मानदण्ड साम 16 नै खारेज भयो हो, खारेज गरे महालेखा परिषदले। अहिले पनि यो लागु गर्ने जुन राजपत्रमा सूचना अधिक पनि प्रकाशित भएको छैन भने त्यो अहिलेमै हामी कार्यरत छ भनेर भन्न सक्छौँ। यिनै कुराहरूलाई हजुरले के भने जस्तै क्वालिटी कन्ट्रोलको कुराहरू, अडिटिङ जस्तै एक अडिटिङ स्ट्यान्डर्डले के कुरा समेट्छ भन्दा क्वालिटी कन्ट्रोललाई समेट्छ, कोड अफ इथिक्स भनेको यो कोड अफ इथिक्सलाई समेट्ने भयो, फाइनेन्सियल अडिट प्रिन्सिपललाई समेट्ने भयो, पर्फमेन्स अडिट कम्प्लायन्स अडिट प्रिन्सिपल यी प्रिन्सिपललाई समेट्ने गरेर मानेको पछि स्वीकृति गरिसकेको छ। विगतमा चाहिँ नेपालको सरकारी लेखा परिषद मानदण्डमा यी कुराहरू छन् भन्दा जुन अघि हामीले पढेका कुरा जति पनि छन् नि चारवटा स्ट्यान्डर्डमा, कहिले कहीँ हजुरको यहाँबाट केही सारांश चाहिँ त्यहाँ पनि आउँछ कि, हजुरको ठ्याक्कै नआउने चाहिँ होइन, यहाँको सारांश त्यहाँ आउँछ। यो यो डिसिजन चाहिँ जुन साउन 16 गते लागू गर्ने डिसिजन चाहिँ अडिटर जनरलको हो कि सरकारको? अडिटर जनरलको, अडिटर जनरल राइट छ कि कुन स्ट्यान्डर्ड युज गर्ने भन्ने। हजुर, त्यो चाहिँ लेखा परिषद ऐनको 75 दफा 29 अधिकार दिएको छ, पहिला 48 थिएन, त्यो पछिल्लो अहिले आएको अधिकार अन्तर्गत यो चाहिँ महालेखा परिषदले आफैले स्वीकृत गरेर लागू गर्न सक्ने भन्ने छ। त्यो भएर अनि जस्तो हजुरको कोड अफ इथिक्स महालेखा परिषदले जारी गरेर थियो कि पहिला, अब कोड अफ इथिक्स जारी गरेको त्यो यहाँको क्यान्सिल भयो, अब उसलाई लिने भने चाहिँ अब त्यता भयो कि। अब तर त्यो कोड अफ इथिक्सले हाम्रो कोड अफ इथिक्स त्यहीँबाट लिएको थियो कि, मिल्दो जुल्दो त छ। अब यहाँ सबै डिटेलमा दियो, त्यहाँ चाहिँ हामी चारवटा क्याटेगोरी पढाएको थियौँ, त्यही फरक हो भन्दा थोरै यो कुरा चाहिँ यहाँ टच गरिदिनु भयो भने अझै इफेक्टिभ हुन्छ। यो कुरा लागु भएको चाहिँ संक्षेपमा हजुरले स्क्रिनसट गर्नुहोला, नोटहरू पनि दिनु परमाले होइन, त्यहाँ छ। यहाँ एउटा कमेन्ट आएको थियो, बेरोजी फर्छुटको व्यवस्था वा प्रक्रिया लेख्नु पर्दा एउटै कुरा लेख्दा हुन्छ कि फरक फरक कुरा लेख्नुपर्छ? नेक्स्ट क्वेसन, फरक फरक सोद्धा के गर्ने बुझाउँछ? अब यसमा हजुरको बेरोजी फर्छुटको व्यवस्था भन्यो भने हर्षोटको जुन हजुरलाई मैले हिजो कानुन देखाएको थिएँ होइन, विभिन्न खालका कानुनहरू हामी हेरेका थियौँ, हर्षोटको व्यवस्था के छ त भन्दाखेरि एउटा हजुरको नीतिगत र संस्थागत व्यवस्थाहरू रहेका छन् भने हामी भन्छौँ नीतिगत व्यवस्था संस्थागत व्यवस्था भने व्यवस्थाको कुरा लेख्छौँ क्या त्यसमा। अब प्रक्रिया भन्यो भने जस्तो हजुरको बेरोजी फर्छुटको प्रक्रिया उल्लेख गर्नुहोस् भने प्रोसेस के हो त भन्दाखेरि ऊ प्रोसेसमा जाँदा सुरुमा प्रोसिजरको कुराहरूले गर्नु पऱ्यो। प्रोसिजरको कुरा के गर्नु पऱ्यो भन्दा पहिला लेखा परिषद हुन्छ, लेखा परिषद भएपछि रिपोर्ट आउँछ, कसको इन्टरनल अडिटको रिपोर्ट आउँछ, इन्टरनल अडिटको रिपोर्टहरू पहिलो प्रोसिडियर भनेको रिपोर्ट आउँदो रहेछ होइन, रिपोर्ट आयो, रिपोर्ट आइसकेपछि दोस्रो प्रक्रिया के हो त भन्दा आन्तरिक लेखा परिषदको प्रतिवेदनको जुन बेरुजु छ त्यो बेरुजुलाई नियमित वा असुल गरेर फर्स्युट गर्ने, त्यही भनेको थियो नि, नियमित वा असुल गरेर फसुल गर्ने, नियमित असुल गरेर फसुल गरेर बाँकी रह्यो भने फेरि नेक्स्ट थर्ड वर्ग प्रोसेसमा आउनु, बाँकी रह्यो भने अन्तिम लेखा परीक्षकलाई दिने होइन, अन्तिम लेखा परीक्षक समक्ष आन्तरिक लेखा परीक्षण रिपोर्ट पेस गर्ने, अन्तिम लेखा परीक्षकले त्यो विषयलाई फेरि आफ्नो रिपोर्टमा समावेश गर्ने, ठिक छ, समावेश गर्ने, समावेश गरिसकेपछि अन्तिम लेखा परीक्षकले औलाएको बेरुजुहरू 35 दिनभित्र जवाब दिने होइन, 35 दिनभित्र जवाब दिने भन्ने छ। 35 दिनभित्र प्रतिक्रिया दिन पनि फर्सद हुन नसकेमा के अरे त्यो वार्षिक प्रतिवेदन समावेश हुने। अब समावेश हुने भने यो प्रोसिड्युर कहाँसम्म पुग्यो त वार्षिक प्रतिवेदन समावेश भयो, र यी प्रक्रिया गर्ने क्रममा बेरुजु फर्सदको यो प्रक्रिया के रहेछ त, पहिला रिपोर्ट आउँछ, रिपोर्टपछि इन्टरनल अडिट रिपोर्ट हामी क्लियर गर्नुपर्छ, क्लियर गर्नु सकेन भने एक्सटर्नल अडिटमा पुग्छ, एक्सटर्नल त्यो रिपोर्टमा औलाउँछ, रिपोर्टमा औलाइसकेपछि फेरि ती बेरुजुहरू असुल गरेर नियमित गरेर प्रमाण कागज पेस गरेर पेस कि खसोट गरेर सार्वजनिक लेखा समितिबाट चाहिँ निर्देशन दिएर फर्जुर गर्न सकिन्छ भनेर त्यसरी लेख्नु, र त्यसरी लेख्दा हजुरले अफिसियल लेभलको जाँच दिने क्रममा फर्सुरको व्यवस्था निम्नानुसार छ भनेर पनि थोरै कानुनको कुराहरू जुन हजुरले यो फर्सुरको व्यवस्थामा जे कुरा लेख्नुहुन्छ यो प्रक्रियामा पनि थोरै यो बेरुजु फर्सुर प्रक्रियामा निम्न कानुनी व्यवस्थाहरू रहेका छन् भनेर राख्दा उपयुक्त हुन्छ है त सर। त्यो 35 दिनमा सेटल गर्न पर्छ भनेर अहिले सूचना दिन्छ भन्नुभयो नि होइन, 35 दिनमा चाहिँ अफिसले मानव सम्बन्धित निकायले चाहिँ त्यसलाई सेटल गर्न सकेन भने मात्र त्यो फाइनल रिपोर्टमा आउँछ जुन संसदमा जान्छ। हो हो हो एकदम 35 दिनमा त सेटल गरे भने आउँदैन हजुरको होइन, हजुर हजुर 35 कि 70-90 दिने भन्नु न, त्यो धेरै दिने खास कानुनले 35 भने पनि हजुरको एउटा चिठी पठाएर 25 सम्म लास्ट डेसम्म भन्नु न हाम्रो रिपोर्ट चैतमा जान्छ भने मार्क्ससम्म पनि उसले हामीले साउन भनौँ अहिले गरेको निकाय नि मार्क्ससम्म पनि हामी दस्तावेज डकुमेन्ट दिन्छ भने त्यो राष्ट्रपतिसँग जाने रिपोर्ट पर्दैन क्या, त्यो चाहिँ राष्ट्रपतिसँग गइसकेपछि संसदमा छलफल भइसकेपछि प्रक्रिया त त्यही नै हो, इरेगुलर छ भने रेगुलराइज गर्न पर्यो, रिकभर गर्न पर्यो, प्रोसेस त्यही हो है, प्रोसेस सेम हो हजुर सेम हो, रिकभर गर्नु पर्यो नियमित गर्नु पर्यो। अब कुनै प्रक्रियाले भयो मिनामा जानु पर्यो, त्यो पनि लेखा समिति फर्सद समितिमा जान्छ होइन, लास्टमा भने सरकारी बाँकी सब असुल भयो भने त कारण त्यस्तै नेपालको कारण त्यस्तै त्यस्तै छ, उयो अहिलेसम्म विगतदेखिकै बेरुजुहरू बाँकी छन् होइन, कर्मश होला भयो मिना समिति भन्ने लास्टमा जान्छ होइन, तत्काल जान्छ होइन, जस्तो हजुरको अहिले हामी रिपोर्ट दियो रिपोर्ट